व्यवस्थापन कार्यविधि भनेको यहाँले पक्कै बुझ्नुभयो, कानुन बनाउने प्रोसेस रहेछ। तर कानुन बनाउने प्रोसेस त मन्त्रालयबाट स्टार्ट हुन्छ, त्यो मन्त्रालयबाट जुन कानुनको तर्जुमा गरिन्छ नि, विधेयकको ड्राफ्ट, ती कुराहरू व्यवस्थापन कार्यविधिभित्र पर्दैनन्। विधेयकको कानुनको ड्राफ्ट तयार भएपछि जब संसदमा त्यो प्रस्तुत गरिन्छ, त्यसपछि व्यवस्थापन कार्यविधिका चरणहरू सुरु हुन्छन्। संसदभित्र विधेयकले विभिन्न स्टेजहरू पार गर्छ, हो तिनै स्टेजहरूलाई व्यवस्थापन कार्यविधि भनिँदो रहेछ। एउटा कानुनले वैधता प्राप्त गर्नका लागि यसले निश्चित चरणहरू पार गरेको हुनुपर्छ, र हाम्रो संविधानमा पनि विधेयकले कानुनको रूप लिनका लागि कति चरणहरू पार गर्नुपर्छ भन्ने कुरा स्पष्ट गरेको छ। नेपालमा व्यवस्थापकीय अधिकार तीन तहका संसदले प्रयोग गर्छन्, संघीय संसद, प्रदेश सभा र स्थानीय तह। निर्माण गर्ने प्रक्रिया अर्थात् व्यवस्थापन कार्यविधि संविधानमा उल्लेख छ। प्रदेश सभाको कानुन निर्माण प्रक्रिया पनि संविधानमा उल्लेख छ, अनि स्थानीय तहको व्यवस्थापन कार्यविधि सम्बन्धी कुराहरू प्रदेश सभाले बनाएको कानुन बमोजिम हुने भनेर संविधानमा उल्लेख गरिएको छ। अब यहाँहरूलाई परीक्षामा व्यवस्थापन कार्यविधिको बारेमा लेख्न आयो भने यहाँले संघीय संसदको व्यवस्थापन कार्यविधि नै लेख्ने हो। संघीय व्यवस्थापन कार्यविधि भनेको छ, तपाईँलाई प्रदेशको लेख्न त क्वेसनमै प्रदेश व्यवस्थापन कार्यविधि भनेरै सोध्छ। पोहोर सालको न्याय सेवातिरको शाखा अधिकृतलाई सोधेको प्रश्न हो, प्रदेश व्यवस्थापन कार्यविधि सम्बन्धी संवैधानिक व्यवस्थाको बारेमा लेख्नुहोस् भनेर आएको प्रश्न हो। त्यसैले संविधानमा एउटा संघीय व्यवस्थापन कार्यविधि छ र अर्को प्रदेश व्यवस्थापन कार्यविधि छ। हामीले यी दुइटै कुराहरूलाई छोटकरीमा चर्चा गरौँला, प्रदेशको लागि पनि। र अब म यहाँहरूलाई यो व्यवस्थापन कार्यविधि भनेको संसदमा अपनाइने प्रक्रिया हो, विधेयकलाई कानुनको रूप दिनको लागि संसदभित्र अपनाइने प्रक्रियालाई व्यवस्थापन कार्यविधि भनिन्छ भनेर भने, अब यो व्यवस्थापन कार्यविधिका पनि केही मूलभूत सिद्धान्तहरू छन्, ती सिद्धान्तहरूलाई पनि मैले यहाँ बुँदागत रूपमा राख्न चाहेँ। यो व्यवस्थापन कार्यविधिका सिद्धान्तहरूको बारेमा कानुनवेत्ता जेर्मी बेन्थमले 5-6 सिद्धान्तहरू उल्लेख गरेका छन्। जेर्मी बेन्थमले JERMY जेर्मी BENTHAM बेन्थम, जेर्मी बेन्थमले व्यवस्थापन कार्यविधिका 6 सिद्धान्तहरूबारे उल्लेख गरेका छन्। ती 6 सिद्धान्तहरूमध्ये एउटा हो विधेयकको पूर्ण प्रकाशन, विधेयकको पूर्ण प्रकाशन। संसदमा जुन विधेयक ल्याइन्छ नि, प्रस्तुत गरिन्छ नि, त्यो विधेयक संसदभित्र र समितिभित्र मात्रै होइन, सर्वसाधारण नागरिकहरूको जानकारीका लागि बाहिर पनि पूर्ण रूपमा प्रकाशन गर्नुपर्छ। व्यवस्थापन कार्यविधिको एउटा प्रमुख सिद्धान्त भनेको विधेयकको पूर्ण प्रकाशन हो। त्यो विधेयक अर्थात् कानुनको जुन ड्राफ्ट हो त्यो संसदभित्र र संसद बाहिर प्रकाशन गर्नुपर्छ भन्ने मान्यता छ। तपाईँहरूले संविधान संशोधनका अगाडिका भुल्नु भए पनि, पहिलो संशोधनको भुले पनि, यो अस्ति भर्खरै भएको यो नक्सालाई, परिवर्तित नक्सालाई समावेश गरेर जुन लोगो राख्नको लागि संविधानको दोस्रो संशोधन गरियो, त्यतिखेर हामीहरूले राष्ट्रिय स्तरको दैनिक पत्रिका गोर्खा पत्रको फ्रन्ट पेजमा विधेयक हुबहु चाहिँ छापिएको थियो। यही सिद्धान्तलाई आत्मसात गर्दै हामीले त्यो प्रकाशन गरिएको, अन्य माध्यमहरूबाट पनि प्रकाशन गऱ्यौँ। राजपत्रमा प्रकाशन गरियो, गोर्खापत्रमा प्रकाशन गरियो, सरकारी रेडियो रेडियो नेपाललाई पनि र नेपाल टेलिभिजनलाई पनि हामीले त्यो विधेयकको बारेमा जानकारी गराउनको लागि हामीले त्यहाँबाट प्रकाशन गरायौँ र हाम्रो वेबसाइटमा पनि राखियो। भनेपछि यो विधेयकको पूर्ण प्रकाशन हुनुपर्छ पहिलो कुरा। त्यसपछि दोस्रो नम्बरमा समानताको सिद्धान्त, समानताको सिद्धान्त। यो भनेको के हो भन्नुहुन्छ भने संसदका प्रत्येक सदस्यहरूको स्तर समान हुन्छ। संसदका प्रत्येक सदस्यहरूको स्तर समान हुन्छ र सदनमा बोल्न र मतदान गर्न ती सबैलाई बराबर अधिकार हुन्छ। त्यही भएर कुनै पनि विधेयक माथि छलफल चल्ला सबै सांसदहरूले त्यसमा भाग लिन पाउँछन्, सबै सांसदहरूले त्यसमा संशोधन प्रस्ताव राख्न पाउँछन् र विधेयकको पक्ष विपक्षमा मतदान गर्न पाउँछन्। त्यसैले अर्को यसको सिद्धान्त भनेको समानताको सिद्धान्त हो। सबै सांसदहरूको हैसियत बराबर हुन्छ, छलफलमा तिनीहरू सबै समान रूपमा सहभागी हुन पाउँछन् र मतदानको अधिकार ती सबैलाई छ। तेस्रो नम्बरमा सभा नायकको तटस्थता, सभा नायकको तटस्थता। मैले यहाँहरूलाई सभामुखको भूमिका, अध्यक्षको भूमिकामा पनि मैले चर्चा गरेको थिएँ। सभामुखको भूमिका कस्तो हुनुपर्छ भन्दा निष्पक्ष र तटस्थ हुनुपर्छ भनेको थिएँ। र अर्को के पनि भनेको थिएँ भने स्पिकर इज नट अ लिडर बट एन अम्पायर भनेको थिएँ। त्यही हो यो सभामुख अर्थात् सभा नायक भनेको सभाको अध्यक्षता गर्ने व्यक्ति भनिएको हो। सभामुख पनि हुन्छन् र राष्ट्रिय सभामा अध्यक्ष चाहिँ, तिनको भूमिका चाहिँ तटस्थ हुनुपर्छ, निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ सभामुखले अर्थात् अध्यक्षले। यिनको भूमिका न्यायाधीशको जस्तो हुनुपर्छ। जसरी न्यायाधीशले फैसला गर्दा कसैको पक्ष विपक्ष लिँदैन हो, त्यसै गरी सभानायकको भूमिका पनि जजको जस्तो हुनुपर्छ भनिएको छ, सभानायकको तटस्थता। अनि अर्को चौथो नम्बरमा बहुमतको सिद्धान्त, बहुमतको सिद्धान्त। यो सिद्धान्तले के भन्छ भन्नुहुन्छ भने विधेयक सदनको सामान्य बहुमतबाट निर्णय हुनुपर्छ। विधेयक सदनको सामान्य बहुमतबाट पारित गरिन्छ र त्यसलाई सिङ्गो संसदले स्वीकृत गरेको अर्थात् सिंह शब्दको इच्छा मानिन्छ त्यसलाई। त्यसपछि गएर अर्को पाँचौँ नम्बरमा उनले भनेका छन् व्यवस्थापकीय कार्यको चरणहरूको तार्किक क्रमको सिद्धान्त। व्यवस्थापकीय कार्यका चरणहरूको तार्किक क्रमको सिद्धान्त यो भनेको संसदमा विधेयकका प्रक्रिया विधेयक सम्बन्धी प्रक्रियाहरू सदनमा विधेयक सम्बन्धी प्रक्रियाहरू चरणबद्ध रूपमा हुनुपर्छ। संसदमा विधेयक सम्बन्धी प्रक्रियाहरू चरणबद्ध रूपमा हुनुपर्छ। एउटा चरण पार गरेपछि अर्थात् मात्रै अर्को चरण सुरु गर्नुपर्छ। संसदमा विधेयकका प्रक्रियाहरू चरणबद्ध रूपमा हुनुपर्छ र एउटा चरण पार भएपछि मात्रै अर्को चरण प्रारम्भ गर्नुपर्छ। र अर्को लास्ट अर्थात् छैटौँ भनेको अल्पसङ्ख्यकको रक्षाका निम्ति वाक् स्वतन्त्रताको सिद्धान्त। अल्पसङ्ख्यकको रक्षाको निमित्त वाक् स्वतन्त्रताको सिद्धान्त यो भनेको संसदमा अल्पसङ्ख्यकका आवाजहरूलाई पनि सुन्नुपर्छ र उनीहरूलाई पनि आफ्नो अभिव्यक्ति विचार राख्ने अधिकार हुनुपर्छ। त्यहाँभित्र आफ्ना कुराहरू राख्ने भनेको निश्चित नियम बमोजिम हो, होइन? यो भन्न खोजेको चाहिँ सदनभित्रका प्रक्रियाहरू निश्चित नियमका आधारमा हुनुपर्छ, नियमावलीलाई फलो गर्नुपर्छ चाहिँ भन्न खोजेको। यसरी व्यवस्थापन कार्यविधिका केही निश्चित सिद्धान्तहरू रहेछन्। यी सिद्धान्तहरू पनि यहाँले सम्झिनुहोला, व्यवस्थापन कार्यविधिका सिद्धान्तहरू भनेर जर्मी बेन्थमले भनेका यी छवटा सिद्धान्तहरूलाई चर्चा गर्ने गरिन्छ। अब यो व्यवस्थापन कार्यविधि भनेको के हो, यसका सिद्धान्तहरू के हुन् भन्ने विषयपछि अब हाम्रोमा व्यवस्थापन कार्यविधि अन्तर्गत संवैधानिक व्यवस्थाको बारेमा चर्चा गरौँ। संविधानमा भएका कुराहरू तिन चार पेज छ, इक्जाममा 10 नम्बरमा क्वेसन आयो भने त्यसलाई कसरी चाहिँ समराइज गर्ने, कसरी चाहिँ आफूलाई तोकिएको समयभित्र त्यसको मर्म नमर्ने गरी प्रश्नसँग लेख्ने। अब म यहाँलाई यो सङ्घीय व्यवस्थापन कार्यविधितिर लाँदैछु। सङ्घीय व्यवस्थापन कार्यविधि सम्बन्धमा नेपालमा भएको व्यवस्था के हो भन्नुहुन्छ भने यसलाई बुदागत रूपमा चर्चा गर्नु होला इक्जाममा पनि। विधेयकको पूर्ण प्रकाशन भन्नाले समितिमा छलफल हुँदाको क्रममा पनि वेबसाइटमा सार्वजनिक गरिएको हुन् भन्नुहुन्छ उहाँले, एकजना च्याटिङ गर्नुभएको छ एकजना भाइले। जे होस्, यो पूर्ण प्रकाशन भनेको संविधानको हकमा त पत्र पत्रिका राजपत्र सबैतिर हामीले प्रकाशन गर्छौँ, अन्य विधेयकहरूको ऐनको मस्यौदाको हकमा हाम्रो पार्लियामेन्टको वेबसाइटमा हामीले राखेका हुन्छौँ, सरकारी आधिकारिक वेबसाइटमा हामीले प्रकाशन गरेपछि त्यसलाई सार्वजनिक भएको मान्नुपर्छ विधेयक। अब समितिहरूकोमा त पछि गएर समितिले प्रतिवेदन गर्दाखेरि समितिले कसरी चाहिँ कानुन बन्दैछ, पहिला के प्रावधान थियो, अब के हुँदैछ भन्ने कुरा र अब भविष्यमा के हुनुपर्छ भन्ने विषयमा नागरिकहरूले जानकारी पाउन्, भन्ने कुरा पनि यही पूर्ण प्रकाशन अन्तर्गत पर्छ। त्यही भएर समितिहरूले पनि आफ्ना रिपोर्टहरू आफ्नो वेबसाइटमा राखेर सार्वजनिक गर्ने गर्छन्। अब हामी त्यो व्यवस्थापन कार्यविधि सम्बन्धी व्यवस्थाको बारेमा चर्चा गरौँ। पहिलो नम्बरमा यहाँले लेख्नु होला, विधेयक दर्ता र वितरण, विधेयक दर्ता र वितरण। यो हाम्रोमा संघीय संसद सचिवालयमा सम्बन्धित मन्त्रालयबाट प्रस्तुतकर्ताले, छोटकारीमा भन्दा प्रस्तुतकर्ता सदस्य, संघीय संसद सचिवालयमा विधेयक दर्ता गराएपछि सदस्यहरूलाई विधेयक वितरण गरिन्छ। विधेयकको वितरण भने पनि हामीले दर्ता र वितरण, जसले संसदमा विधेयक प्रस्तुत गर्न चाहेको हो उसले संसदमा विधेयक दर्ता गराउँछ। दर्ता गराएपछि संसदले सरकारी विधेयकको हकमा 2 दिनभित्र र गैर सरकारी विधेयकको हकमा 4 दिनभित्र सांसदहरूलाई वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ। छोटकरीमा यहाँले सम्झना, विधेयक दर्ता र वितरण, प्रस्तुतकर्ता सदस्यले संसद सचिवालयमा विधेयक दर्ता गरेपछि सरकारी विधेयकको हकमा 2 दिनभित्र र गैर सरकारी विधेयकको हकमा 4 दिनभित्र सांसदहरूलाई वितरण गरिन्छ। सरकारका मन्त्रीले पेश गर्ने विधेयक सरकारी विधेयक हो, मन्त्री बाहेकका अन्य सदस्यले पेश गर्ने विधेयक चाहिँ गैर सरकारी विधेयक हो। मन्त्री बाहेकका सदस्यले पेश गर्ने विधेयकलाई गैर सरकारी भनिन्छ। त्यसपछिको दोस्रो चरण भनेको दर्ता र वितरण भइसकेपछि अर्को दोस्रो नम्बरमा विरोधको सूचना र सो उपर निर्णय, विरोधको सूचना र सो उपर निर्णय। विधेयक सदनमा प्रस्तुत गर्न उपयुक्त छैन भन्ने लागेमा, विधेयक सदनमा प्रस्तुत गर्न उपयुक्त छैन भन्ने लागेमा संसद सदस्यले विरोधको सूचना दिने र सो सूचना उपर सदनको बैठकबाट निर्णय गरिन्छ। यो पनि यहाँले बुझ्नुभएको होला, म फेरि भने यहाँलाई, यो विरोधको सूचना दर्ता र सो उपर निर्णय भनियो नि, हामीले विधेयक संसदमा प्रस्तुत गर्न उपयुक्त छैन भन्ने लागेमा संसद सदस्यले सोको सूचना दिने र सभाको बैठकले त्यस सम्बन्धी निर्णय गर्ने भन्यौँ हामीले। यो भनेको के हो भन्नुहुन्छ भने, कुनै सांसदले अथवा मन्त्रीले कुनै विधेयक ल्यायो संसदमा, दर्ता गरेपछि हामीले सांसदलाई बाँडेपछि उनले पढे, पढ्दाखेरि उनलाई त्यो विधेयक संसदमा प्रस्तुत गर्न उपयुक्त छैन भन्ने लाग्यो, अथवा त्यस्तो कानुनै चाहिँदैन भन्ने लाग्यो उनलाई, भने उनले के गर्दा रहेछन्, यो कानुन बन्न आवश्यक छैन भनेर विरोधको सूचना दिन सक्छन्। जुनसुकै सदस्यले विरोधको सूचना दिन सक्छन्। विरोधको सूचना दिए भने संसदको बैठकमा त्यो विधेयकका सम्बन्धमा पहिला त्यो विरोधको सूचनाबारे निर्णय गर्नुपर्छ। त्यो विरोधको सूचनालाई किनारा नलगाएसम्म, त्यसबारेमा छिनोफानो नगरेसम्म त्यो विधेयक अगाडि बढ्न सक्दैन। कस्तो प्र्याक्टिस छ भन्नुहुन्छ भने, पहिला सभामुखले भन्छन् ल फलानु विधेयकमा फलाना सांसदले विरोधको सूचना दर्ता गराउनु भएको हुनाले के कति कारणले विरोध गर्नु परेको हो, उहाँलाई यो सूचना प्रस्तुत गर्न अनुमति दिन्छु भन्छन्। त्यसपछि सम्बन्धित सदस्य अगाडि गएर बोल्छन्, यो कारणले यस्तो कानुन चाहिँदैन, त्यही भएर यस्तो कानुन बन्न हुँदैन भनेर उनले कुरा राख्छ। अरू सबै सांसदले सुन्छन्, त्यहाँ बोल्न पाइँदैन, अरू सांसदलाई बोल्ने समय दिइँदैन, अनि त्यो विरोध गर्नेले विरोध गरिसकेपछि, अनि जसले विधेयक ल्याएको हो नि त्यो विधेयक प्रस्तुत गर्ने चाहिँ सदस्यलाई त्यसको जवाफ दिन लगाइन्छ, किन चाहिँ त्यो नबनाउने, किन बनाउनु पर्यो त, त्यो नबनाउने किन नबनाउने अब त्यो भनेपछि, अनि त्यो प्रस्तुतकर्ता सदस्यले जवाफ दिन्छ, यस्तो कारणले गर्दाखेरि यो विधेयक आवश्यक परेको हो, यो कानुन बनाउनै पर्नेछ, यदि विरोध गर्ने माननीयलाई यो विधेयकका केही प्रावधानहरूमा असन्तुष्टि हो भने संसदमा त्यसलाई केही संशोधन गर्न सकिन्छ, तर यसलाई यो इन्ट्री नै गर्न नदिने काम चाहिँ गर्नु भएन। माननीय सदस्य, यो विधेयक फिर्ता लिनुहोस्, यो विरोधको सूचना हजुरले फिर्ता लिनुहोस् भनेर उनले फिर्ता लिन आग्रह गर्छन् कि, अनि उनले यदि त्यो विरोधकर्ताले होइन म फिर्ता लिन्न भन्यो भने अनि भोटिङ हुन्छ। त्यो विरोधको सूचनालाई विरोधको सूचनाको पक्षमा हुनेले हुन्छ भन्नुहोस् भन्छ नि, हुन्छ हुन्न भन्ने ध्वनि मतबाट निर्णय गरिन्छ, हरेक कुरामा लिखित रूपमा भोट हालिँदैन, केही महत्त्वपूर्ण विषयमा नीति कार्यक्रमको स्वीकृति, संविधान संशोधन, यस्ता विषयमा चाहिँ लिखित रूपमा भोटिङ हुन्छ। हेर्नु अरू जुनसुकै विषयमा चाहिँ भोटिङ हुँदा ध्वनि मतद्वारा चाहिँ निर्णय हुन्छ कि, यो सूचनाको पक्षमा उनीहरूले हुन्छ भन्नुहोस् भनेपछि अब त्यही विरोध गर्नेले मात्रै हुन्छ भन्छ भन्नु होला, प्राय चाहिँ सरकारको पक्षमा चाहिँ बहुमत हुन्छ, सरकारीतिरकाले त हुन्न भनिदिन्छ, त्यो यसको विपक्षमा उनीहरूले हुन्न भन्नुहोस् भनेपछि हुन्न भन्ने आवाज आयो भने त्यो विरोधको सूचना फेल खायो, अस्वीकृत भयो कि, अब बल्ल विधेयक संसदमा चाहिँ अगाडि बढ्न सक्छ। त्यही भनेको दर्ता र वितरणको कार्यविधि संविधानमा छ र भनेर सोध्नु भएको छ, यो दर्ता र वितरणको कुराहरू संविधानमा छैन, तर यहाँले व्यवस्थापन कार्यविधिको चरणहरू उल्लेख गर्दाखेरि संविधानलाई मात्रै आधार बनाएर हुँदैन, संविधानका अलावा सङ्घीय संसदका दुवैवटा सदनहरूले पारित गरेका आफ्ना नियमावलीमा व्यवस्थापन कार्यविधिको छुट्टै परिच्छेद छ, त्यो परिच्छेदमा भएका कुराहरूलाई पनि यहाँले स्पष्ट गरेर अघि बढ्नुपर्छ। त्यसपछि यो दोस्रो, तपाईँलाई मैले अहिले जुन कुराहरू भनिरहेछु यो भनिरहेका कुरा सबै लेख्ने होइन, एक्जाममा टाइमलाई ख्याल गरेर 10 मार्क्सको क्वेसन कति आएको छ टाइम हेरेर अनि त्यही किसिमले कन्टेन्ट लेख्नुपर्ने हुन्छ। मलाई लाग्छ यो बुँदामा लेख्दा नै हुन्छ, तपाईँले मैले भने जसरी सबै कुरा चाहिँ प्रष्ट पारेर लेख्न सम्भव हुन्न, तपाईँले बुझ्नुहोस् भन्नका लागि मात्रै, बुझेपछि त्यो बुँदा सम्झिन सक्नुहुन्छ भनेर मैले डिटेल बुझाएको। अब त्यसपछि तेस्रो नम्बरमा लेख्नु होला, विधेयक विधेयक सदनमा प्रस्तुत विधेयक सदनमा प्रस्तुत त्यही बैठकमा त्यो विरोधको सूचना फेल हुँदा बित्तिकै गएर प्रस्तुत गर्ने होइन, त्यसको अर्को बैठकमा मात्रै गर्न पाइन्छ। त्यसपछि बस्ने अर्को बैठकमा प्रस्तुतकर्ता सदस्यले विधेयक सदन समक्ष प्रस्तुत गर्छ। के हो प्रस्तुत भने भन्नुहोला, जसले त्यो विधेयक ल्याएको हो नि त्यो अगाडि रोस्टममा गएर त्यो विधेयकको अघिल्लो पन्ना पढेर सुनाउने हो। बाहिरी कभर भन्दा भित्रपट्टि पन्नामा चाहिँ उद्देश्य र कारण भन्ने हुन्छ कि त्यो विधेयक के उद्देश्यका लागि ल्याइएको हो र के कारणले त्यो ल्याउनु पर्यो भन्ने कुरा लेखेर मन्त्रीले सही गरेका हुन्छन्, त्यही वाचन गर्छन्। यस्तो यस्तो परेको हुनाले चाहिँ यो विधेयक ल्याउन परेको हुनाले यो विधेयक सदन समक्ष प्रस्तुत गर्छु भन्छन् कि, त्यही हो प्रस्तुत भने। सदनमा विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयक प्रस्तुत गर्छन्। तेस्रो नम्बरमा सदन समक्ष प्रस्तुतकर्ताले विधेयक प्रस्तुत गर्ने। त्यसपछि चौथो नम्बरमा प्रस्तुत गर्नु पूर्व, प्रस्तुत गर्नु पूर्व जनताको राय सुझाव, जनताको राय सुझाव लिइयोस् भने प्रस्ताव समेत पेश गर्न सक्ने। जनताको राय सुझाव लिएको भनेको हाम्रोमा चाहिँ एउटा मात्रै विधेयक छ अहिलेसम्म, मैले संसदमा मेरो सम्झनामा भएसम्म, मेरो होइन अब त्यहाँ अहिलेसम्मको अभिलेखमै एउटा मात्रै विधेयकको चाहिँ जनताको राय सुझाव लिएको छ। विधेयकलाई सदनमा प्रस्तुत गर्नुभन्दा पहिला जनताको राय सुझाव पनि लिन सकिन्छ, यो अनिवार्य चाहिँ होइन, होइन लिन पनि सकिने भनेर हामीले त्यही भएर चौथो नम्बरमा भन्यौँ। अधिकांश विधेयकहरूमा राय सुझाव लिइन्न, त्यो एउटा कुन चाहिँ लिएको हो भने अदालतको अपहेलना सम्बन्धी विधेयक। अदालतको अपहेलना गर्ने मान्छेलाई कस्तो सजाय गर्नु पर्ला भनेर त्यो जनताको राय सुझाव लिएर अनि त्यो कानुन बनेको हो कि होइन, जनताको राय सुझाव पनि लिन सकिने। अनि त्यसैमा तपाईँले के लेख्नु होला भने त्यो लिन सकिने भनेकोमा जनताको राय सुझाव लिएकोमा, त्यसैभित्र है चौथो नम्बर नलगाइकन, जनताको राय सुझाव लिएकोमा सुझाव समेतलाई समावेश गरी विधेयक प्रस्तुत गरिने। प्रस्तुत चाहिँ माथिल्लो चरणमा लेखिसकेका छौँ नि हामीले, त्यो विरोधको सूचना फेल खाएपछि दुईवटा अप्सन हुन्छ प्रस्तुतकर्तालाई, कि त यो विधेयकमाथि विचार गरियोस् या त जनताको राय प्रतिक्रियाका लागि सार्वजनिक गरियोस्। दुईवटा अप्सन हुन्छन्, ती दुईवटा मध्ये एउटा बोल्न पर्छ कि प्रस्तुतकर्ताले, अधिकांशले विचार गरियोस् भन्छन्, त्यही हो प्रस्तुत। यसलाई कानुन निर्माण प्रक्रिया भन्न सकिन्न र भनेर सोध्नु भएको छ। व्यवस्थापन कार्यविधि भनेको कानुन निर्माणको एउटा पाठ हो, तर यतिलाई कानुन निर्माण प्रक्रियाको बारेमा लेख्नुहोस् भन्यो भने यति मात्र लेखेर हुँदैन, म कानुन निर्माण प्रक्रियामा पछि आउँछु। अनि त्यसपछिको चौथो नम्बरमा लेख्नु होला सैद्धान्तिक छलफल, सैद्धान्तिक छलफल। सैद्धान्तिक छलफलमा सदस्यहरूले विधेयक ल्याउनु पर्नका कारण र पारित भएर कानुन बनेमा त्यसले पार्ने प्रभावका बारेमा छलफल गरिन्छ। विधेयकको धारा एकमा यस्तो, दफा एकमा यस्तो रहेछ, दुईमा यस्तो रहेछ, तिनमा यस्तो रहेछ भनेर बोल्ने होइन, त्यहाँ दफा वाइज छलफल हुँदैन, सैद्धान्तिक विषयमा छलफल हुन्छ। के कारणले ल्याइयो, त्यसमा के कुरा अपूर्ण छ र यदि त्यस्तो कानुन बनेमा त्यसले कस्तो प्रभाव पार्ला यस्ता विषयमा केही सांसदहरू बोल्छन्। यसलाई सैद्धान्तिक छलफल भनिन्छ। त्यसपछि अर्को नम्बरमा लेख्नुहोला, सैद्धान्तिक छलफलपछि संशोधन प्रस्ताव दर्ता र स्वीकृति। संशोधन प्रस्ताव दर्ता र स्वीकृति। सैद्धान्तिक छलफल समाप्त हुँदा बित्तिकै सांसदहरूलाई त्यो विधेयकमा केही कुरा थप्नु छ, त्यहाँ केही कुरा हटाउनु छ भने, अथवा त्यसमा केही चेन्ज गर्नु छ भने, उनीहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् कि। त्यहाँ 72 घन्टा हुन्छ होइन, त्यहाँभित्र के लेख्न सक्नुहुन्छ भने, सैद्धान्तिक छलफल समाप्त भएको 72 घन्टाभित्र 72 घन्टाभित्र संशोधन प्रस्ताव दर्ता गरिने, र सभाध्यक्षबाट स्वीकृत गरिने, सभाध्यक्षबाट स्वीकृत गरिने। यहाँनिर एउटा स्मरण गराउँछु यहाँलाई, हाम्रो संविधानको दोस्रो संशोधन गर्ने बेलामा जनता समाजवादीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधनको विधेयकमा संशोधन दर्ता गराएकी थिए। उनले दर्ता गराएपछि तपाईँलाई याद छ कि छैन, संसदको बैठक चलिरहेको बेलामा विधेयकको बारेमा प्रोसेस अघि बढेपछि उनले हात उठाएर बोल्न खोजिन्, अनि सभामुख अग्नि सापकोटाले तपाईँले दर्ता गराउनु भएको संशोधनको प्रस्ताव अस्वीकृत भएको छ माननीय, त्यही भएर तपाईँ बस्नुहोस् भने बोल्न दिइए। उनी निस्केर गएसँगै मैले यहाँलाई बुझ्न सजिलो होस् भनेर यो कुरा बताएको, किन भन्दा सांसदहरूले त जस्तो पनि संशोधन ल्याउन सक्छन्, मर्म विपरीत हुनु हुँदैन। केही निश्चित विषयमा संशोधन हाल्न पाइँदैन, त्यसरी हालिहालेका रहेछन् भने त्यसलाई सभामुखले अस्वीकृत गर्छन् भनेको, स्वीकृत गर्ने वा अस्वीकृत गर्ने अधिकार भनेको प्रस्तावहरूको स्वीकृति पछि अर्को नम्बरमा विधेयक उपर दफावार छलफल भनेका थियौँ। विधेयक उपर दफावार छलफल भनेको प्रत्येक दफा दफा वाइज छलफल गरिन्छ कि बुँदा बुँदा वाइज। अब मैले यहाँलाई यहाँ अहिले दफा अर्थात् बुँदा बुँदा वाइज छलफल हुन्छ भने, पछि फेरि प्रब्लम भन्ने बेलामा बुँदा बुँदामा छलफल हुँदैन भन्छु कि फेरि। सैद्धान्तिक रूपमा हेर्दाखेरि दफावार छलफल भनेको हरेक मुद्दामा छलफल हो, तर हाम्रोमा प्र्याक्टिस के छ भने, कुनै सांसदले कुनै दफामा सबै छलफल गर्ने प्र्याक्टिस छ कि, यो राम्रो होइन, समस्याको रूपमा यहाँले औँलाउन सक्नुहुन्छ। तर दफावार छलफल भनेको हरेक दफामा छलफल गर्ने भनेको। त्यसपछि दफावार छलफल भइसकेपछि अर्को नम्बरमा विधेयक पारित, विधेयक पारित, सभाले चाहिँ त्यो विधेयकलाई पारित गर्छ। विधेयक पारित भइसकेपछि बहुमतले पारित गर्छ भने, मैले यहाँलाई संविधान संशोधनको विधेयक मात्रै दुई हो, अरू विधेयक सदनमा उपस्थित भएका सांसदको बहुमतले गर्ने हो, उपस्थित सदस्यहरूको, तत्काल त्यहाँ उपस्थित भएका हुन्छन्, सरी तत्काल कायम रहेका सदस्यहरूको भन्छ होइन। त्यसपछि गएर अर्को नम्बरमा विधेयक प्रमाणित, विधेयक प्रमाणित कसले गर्छ? विधेयक प्रमाणित सभाको अध्यक्षता गर्ने व्यक्तिले गर्छ। विधेयक सरी है, यो चाहिँ नलेख्नु होला है, यो विधेयक प्रमाणित नलेख्नु होला। पारित भनिसकेपछि अर्को नम्बरमा के लेख्नु होला भने विधेयकलाई अर्को सदनमा पठाइने, विधेयकलाई अर्को सदनमा पठाइने भनेको प्रतिनिधि सभाले पारित गर्यो भने अनि राष्ट्रिय सभामा पठाइन्छ, राष्ट्रिय सभाले पारित गर्यो भने प्रतिनिधि सभामा पठाइन्छ। एउटाले अघि हामीले व्यवस्थापन कार्यविधिका चाहिँ सिद्धान्तहरूमा भनेका थियौँ नि, यसका प्रक्रियाहरू चरणबद्ध रूपमा एउटा अर्को चरण गर्नुपर्छ, एउटा सकिएपछि अर्को, एकैचोटि प्रतिनिधि सभाले कम्प्लिट चरणहरू सबै पारेपछि अनि अर्को सदनमा पठाउँछ। अनि अर्को नम्बरमा लेख्नु होला, अर्को सदनमा प्रस्तुतिदेखि पारितसम्मका सबै प्रक्रिया अपनाइने, अर्को सदनमा प्रस्तुतिदेखि पारितसम्मका सबै प्रक्रिया अपनाइने। समितिमा कति बेला जान्छ सर भन्नुभएको छ, दफावार छलफल भन्यो नि हामीले अघि, हो त्यो दफावार छलफल समितिमा पनि हुनसक्छ, सिँगै सदनमा पनि हुनसक्छ। समितिमा छलफल हुन्छन् प्राय गरेर, दफावार छलफल भनेको छ नि, समिति वा सदनमा दफावार छलफल गरिन्छ। त्यसपछि गएर अर्को सदनमा हामीले प्रस्तुतिदेखि पारितसम्मका सबै प्रक्रिया अपनाइने भन्यौँ, हामीले हिजो दुई सदनात्मक व्यवस्थापिकाका अवगुणहरूमा यो कुरा उल्लेख गरेका थियौँ नि, सबै प्रक्रिया दोहोरिन्छ कि, हेर्नु न, एउटाले गरेपछि किन फेरि अर्काले सबै कर्मकाण्ड पुऱ्याउनु पर्ने, सबै गरिन्छ, प्रस्तुतिभन्दा अघिका किन गरिन्न भन्नु होला, प्रस्तुतिभन्दा अगाडिका त अब त्यो विधेयकलाई संसदमै छिर्न नदिन विरोधको सूचना दर्ता गर्ने हो, अनि दर्ता भएको फेल एउटा सदनले पारितै गरिसकेपछि, त्यही भएर यहाँले विधेयक प्रस्तुति भनेर जुन माथि लेख्नु छ त्यहाँदेखि पारितसम्मका सबै प्रक्रिया अर्को सदनमा पनि यी सबै प्रक्रियाहरूलाई रिपिट गरिन्छ। त्यसपछि अर्को नम्बरमा लेख्नु होला आनुषङ्गिक सुधार भनेको विधेयकमा भएका सामान्य त्रुटिहरू, सामान्य भूल सुधार गर्ने प्रक्रिया हो त्यो, आनुषङ्गिक भन्छ त्यसलाई। आनुषङ्गिक सुधार भनेको विधेयकमा तात्विक फरक पर्ने गरी सुधार गर्न पाइँदैन, यो संसदभित्रका हामी कर्मचारीहरूले विधेयकलाई राम्रोसँग पढेर हेर्ने र जहाँनिर गल्ती कमजोरी देखिन्छ त्यसलाई हामीले यस्तो हुनुपर्नेमा विधेयकमा यस्तो भएछ त्यही भएर यसलाई यस्तो बनाउनु पर्छ भनेर टिप्पणी उठाउँछौँ, त्यो टिप्पणीलाई सभामुख वा अध्यक्षले सदर गर्छन्। विधेयक जुन सदनमा उत्पत्ति भएको त्यसैको चाहिँ सभा अध्यक्षले त्यसलाई स्वीकृत भनेपछि हामीले अनि जनता माझमा अथवा राष्ट्रपतिकोमा पठाउने बेलाको चाहिँ कपीमा गल्ती कमजोरी देखिएको भए सच्याएर पठाउँछौँ, त्यो त्रुटि सुधार गर्ने चरण हो त्यो, त्यसलाई आनुषङ्गिक सुधार भनिन्छ, यो सभामुखबाट स्वीकृत हुन्छ भन्ने सम्झिनु होला। विधेयकमा भएका सामान्य त्रुटिहरूलाई सभामुख / अध्यक्षबाट सुधार गरी स्वीकृत गर्ने, काम हो त्यो आनुषङ्गिक सुधार भन्यो। त्यसपछि अर्को नम्बरमा विधेयक प्रमाणित, विधेयक प्रमाणित, विधेयक प्रमाणित। त्यसपछि अर्को नम्बरमा राष्ट्रपतिबाट प्रमाणीकरण, राष्ट्रपतिबाट प्रमाणीकरण। विधेयक प्रमाणित भने के हो भन्नु होला, प्रमाणित गर्ने र प्रमाणीकरण गर्ने भन्ने फरक फरक कुरा हो। प्रमाणित गर्ने चाहिँ सभाको अध्यक्षता गर्ने व्यक्तिले हो। हामीले विधेयकलाई राष्ट्रपतिकोमा पठाउनको लागि चार कपी तयार पार्छौँ। किन चार कपी चाहियो र भन्नु होला, एउटा राष्ट्रपति कार्यालयमा राख्छन्, एउटा संसदलाई फिर्ता गर्छन्, एउटा प्रधानमन्त्री कार्यालयमा पठाउँछन् राष्ट्रपति कार्यालयले, र एउटा कानुन मन्त्रालयमा जान्छ। विभिन्न ठाउँमा त्यो विधेयकको मूल कपी के हुँदो रहेछ, अभिलेख राखिँदो रहेछ। त्यसका लागि चार कपी बनाइन्छ। त्यो चारवटा कपीको अन्तिममा सभामुखले लेखेका हुन्छन्, यो विधेयक फलानु मितिमा प्रतिनिधि सभाले र फलानु मितिमा राष्ट्रिय सभाले पारित गरेको हो भनेर अनि साइन गर्ने हो। त्यही आधारमा राष्ट्रपतिले प्रमाणीकरण गर्ने हो नि त, त्यसलाई प्रमाणित गर्ने भन्छ कि। यसरी सभाको अध्यक्षता गर्ने व्यक्तिले विधेयक प्रमाणित गर्छन् अनि राष्ट्रपतिद्वारा प्रमाणीकरण। प्रमाणीकरणको बारेमा के व्यवस्था छ भन्नुहुन्छ भने, राष्ट्रपतिले 15 दिनभित्र प्रमाणीकरण गरी संसदलाई जानकारी गराउनु व्यवस्था छ। 15 दिनभित्र प्रमाणीकरण गरी संसदलाई जानकारी गराउनु पर्छ। अब यहाँनिर यो प्रमाणीकरण सम्बन्धमा डिटेल धेरै धेरै जानु त पर्दैन यहाँले। त्यहाँ एउटा चरण के हुन्छ भने नि, राष्ट्रपतिलाई त्यो विधेयक पुनः विचार गर्नका लागि फिर्ता पठाउने राइट्स पनि हुन्छ। 15 दिनभित्र उनले प्रमाणीकरण नगरेर यसमा पुनः विचार गर भनेर फिर्ता पठाउन सक्छ। त्यसरी फिर्ता आयो भने संसदले पुनः पारित गर्नुपर्छ। एजिटी जस्तो थियो त्यस्तै पारित गर्न पनि सक्छ, त्यसमा तलमाथि गर्न पनि सक्छ। फेरि संसदले दोस्रो पटक पठाएपछि भने राष्ट्रपतिले 15 दिनभित्र साइन गर्नै पर्छ। यो व्यवस्था, यति कुराहरूलाई व्यवस्थापन कार्यविधि भनिन्छ। यी कुराहरू कानुन निर्माण प्रक्रिया अन्तर्गत पनि पर्छन्। अब मलाई लाग्छ तपाईँलाई व्यवस्थापन कार्यविधि बारे प्रश्न आउँदा पहिला व्यवस्थापन कार्यविधि भनेको यस्तो हो भनेर त लेख्नै पर्यो, होइन? त्यसपछि गएर अनि लेख्नु पर्यो यिनै मुद्दाहरू। तपाईँको त मलाई लाग्छ अहिले 2 पेज बनाइसक्नु होला जस्तो लाग्छ। त्यही भएर यो व्यवस्थापन कार्यविधिलाई तपाईँले आफ्नो समय हेरेर यो बुँदामा लेख्ने नै हो। यसलाई व्याख्या गर्न थाल्नु हो भने तपाईँले समय व्यवस्थापन गर्न सक्नुहुन्न। त्यो भएर यो धेरै लामो क्वेसन हुन्छ यसबाट, होइन? त्यही भएर सकभर यहाँले अब व्याख्या नै गर्न थाल्नु भने एक एकवटा बुँदा लाइनमा चाहिँ, अघि मैले भने जस्तो एक एक लाइनमा स्पष्ट गर्न सक्नुहुन्छ। व्यवस्थापन कार्यविधि भनेर भन्यो भने त त्यो व्याख्या गर्दै के अरे एक एक लाइनमा व्याख्या गर्न सक्नुहुन्छ। तर कानुन निर्माण प्रक्रियाबारे लेख्नुहोस् भन्नु भने त बुँदामा मात्रै लेख्नु होला, त्यहाँभन्दा अगाडि व्याख्या गर्न समयले दिँदै। हामीले यति बेर जुन कुराहरू छलफल गऱ्यौँ, यो व्यवस्थापन कार्यविधि भन्यो भने यही हो। अनि च्याटिङमा लेख्नु भएको छ यो संवैधानिक व्यवस्था भन्नु भने नि यही लेख्ने हो भन्नुभएको छ, यही नै हो। संविधानमा भएका व्यवस्थाहरूमा हामीले अलिकति नियमावलीमा भएका कुराहरूलाई पनि समावेश गरेर स्पष्ट पारेका हौँ। संविधानमा भएका कुरा यिनै हुन्। दर्ता र वितरण भनेको छ संसदमा, त्यहाँ विधेयक प्रस्तुत गर्दा सदस्यले जुनसुकै सदनमा विधेयक प्रस्तुत गर्न सक्छ, प्रस्तुत गर्न सक्छ भनेर छ। त्यो प्रस्तुत गर्ने भने त्यहाँ ल्याएर दर्ता गर्ने हो अनि वितरण हुन्छ भन्ने कुरा लेख्ने हो त्यो। अनि विरोधको सूचना गर्ने संविधानमै कुराहरू छ, त्यो उपर हुने निर्णयहरू, संशोधनका कुराहरू पनि छन् त्यहीँ, अर्को सदनमा पठाउने, सबै कुराहरू त्यहाँ छ, त्यसले व्यवस्थापन कार्यविधि भन्यो भने यति कुरा लेख्ने हो यहाँले। अनि अर्को एउटा प्रश्न कि जिज्ञासा हिजै राखिसक्नु भएको छ यहाँले, कस्तो अवस्थामा विधेयकहरू चाहिँ संयुक्त बैठकमा जान्छन्, संयुक्त सदनको बैठकमा कस्ता कस्ता विधेयकहरू जान्छ भन्नुभएको थियो, त्यो मैले हिजै भनिसकेको छु, त्यो गरेर त्यो रिपिट गर्नु पर्दैन होला। अब हामी अध्यादेश पनि व्यवस्थापन कार्यविधिभित्र नै पर्छ होइन र सर भन्नुभएको छ, यो अध्यादेशलाई चाहिँ यो व्यवस्थापन कार्यविधिभित्र उल्लेख गरिँदैन, अध्यादेशको छुट्टै प्रक्रिया छ, अध्यादेशले यी स्टेज पार गर्दैन नि त होइन। व्यवस्थापन कार्यविधिभित्र यहाँहरूले यी कुरा लेख्नु होला, हुन त अब व्यवस्थापन कार्यविधि अन्तर्गतै संविधानमा लास्टमा अध्यादेश सम्बन्धी व्यवस्था छ छुट्टै होइन, अध्यादेशको बारेमा पनि उल्लेख गरेको छ, तर त्यो अध्यादेशको बारेमा यहाँलाई अलग्गै क्वेसन संविधानबाट आयो भने त्यो लेख्ने हो, व्यवस्थापन कार्यविधिभित्र अध्यादेशका कुराहरू लेखिरहन जरुरी छैन। अध्यादेशको बारेमा त यहाँ होला, सो अवस्थामा नै गर्नुपर्ने प्रकृतिका काम हो, तत्काल गर्नुपर्ने भएमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिद्वारा आदेश जारी हुन्छ, त्यस्तो आदेशलाई अध्यादेश भनिन्छ, यो ऐन सरह लागू हुन्छ, त्यस्तो ऐनलाई त्यसपछि बस्ने संसदको पहिलो बैठकमा प्रस्तुत गरिन्छ, दुवै सदनले स्वीकृत गरेन भने अध्यादेश स्वतः निष्क्रिय हुन्छ, जारी भएको अध्यादेशलाई बिचमै राष्ट्रपतिले खारेज पनि गर्न सक्छिन्, खारेज गरौँ भने पनि सकिहाल्यो, यदि खारेज पनि भएन, संसदले अस्वीकृत पनि गरेन, स्वीकृत गर्यो कि भने पनि त्यस्तो विधेयक सदनको पहिलो बैठक बसेको मितिले 60 दिनसम्म मात्रै त्यो रहन्छ, लागू हुन्छ, 60 दिनभित्र त्यो विधेयकलाई रिप्लेस गर्ने गरी यदि स्थायी प्रकृतिको कानुन बनाउनु पर्ने हो, यदि त्यो अध्यादेशमा भएको प्रावधानलाई कन्टिन्युटी दिनुपर्ने हो भने त्यसलाई रिप्लेस गर्ने गरी अघि हामीले भनेकै सबै चरणहरू प्रक्रियाहरू पुरा गर्ने गरी नयाँ विधेयक संसदमा ल्याउनुपर्छ। अध्यादेश भनेको संसदलाई छल्नको लागि ल्याइएको व्यवस्था होइन, कानुन निर्माण गर्नको लागि एउटा विधेयकले कानुनको रूप लिनका लागि अहिले हामीले भनेका यी निश्चित चरणहरू पार गर्नै पर्छ। त्यसैले यो अध्यादेशको बारेमा यो व्यवस्थापन कार्यविधि भनेको प्रस्तुतिदेखि प्रमाणीकरणसम्मका चरणहरू हुन् कि विधेयकको होइन, ती अघि हामीले भनेका कुराहरू लेख्दा नै हुन्छ यहाँले। अध्यादेशलाई राष्ट्रपतिले पुनर्विचार गर्न फिर्ता पठाउन सक्छ कि सक्दैन सर भन्नुभएको छ, यो राष्ट्रपतिकोमा अध्यादेशलाई पठाउनै पर्दैन कि, उनले पुनर्विचार गर्नको लागि अध्यादेशलाई प्रमाणीकरणै गर्नु पर्दैन, प्रमाणीकरणै गर्न नपर्ने, अब संसदले स्वीकृत गरेपछि सकियो नि त त्यो त होइन, त्यो प्रमाणीकरणका लागि पठाउनै पर्दैन भनेपछि राष्ट्रपतिले पुनर्विचार गर्ने कुरै भएन, प्रश्नै रहेन, यदि रिप्लेस गर्ने गरी आयो भने त्यो विधेयकै भयो। बिचमा अध्यादेश खारेज गर्न मन्त्री परिषदको सिफारिस आवश्यक पर्छ कि पर्दैन भनिएको छ, यो राष्ट्रपति भनेको हाम्रोमा सेरेमोनियल हुन्, राष्ट्रपतिलाई संविधानले स्वविवेकीय अधिकार दिएको छैन, राष्ट्रपतिले आफू खुसी त्यस्तो विधेयक अध्यादेशलाई खारेज गर्न मिल्दैन, मन्त्री परिषदको सहमतिमै हुन्छ। अब हामी यो व्यवस्थापन कार्यविधिपछि नेपालमा कानुन निर्माण प्रक्रिया भनेको छ नि जुन पछिल्लो, अब त्यतातिर जाउँ, कानुन भनेको के हो भन्ने कुरा त बताइरहनु पर्दैन होला, सायद यहाँले सेकेन्ड पेपरमा पनि यो पढिसक्नु भएको छ, तैपनि मैले छोटकरीमा भन्छु, मानिसको आचरण र व्यवहारलाई मानिसको आचरण र व्यवहारलाई निर्धारण गर्ने नियमहरूको समूहलाई कानुन भनिन्छ। मान्छेको आचरण र व्यवहारलाई निर्धारण गर्ने नियमहरूको समूहलाई कानुन भनिन्छ। यो समाजको सञ्चालन, नियन्त्रण र नियमित गर्ने साधनको रूपमा रहेको हुन्छ। समाजलाई सञ्चालन, व्यवस्थापन र नियमित गर्ने साधनको रूपमा कानुन रहेको हुन्छ। यस अन्तर्गत संविधान, ऐन, अध्यादेश, नियम, विनियम र आदेश सबै विषय समेटिन्छन्। समाजका प्रत्येक सदस्यहरूले कानुनको घेरा वा परिधिभित्र रहेर आफ्ना व्यवहारहरू सञ्चालन गर्नुपर्छ। यसको उल्लङ्घन दण्डनीय हुन्छ। कानुनको उल्लङ्घन भयो भने दण्ड सजायको भागीदार बन्नुपर्छ भने। अब नियम र विनियम बिचमा के फरक छ सर भन्नुभएको छ? नियम र विनियमको हैसियत एउटै हो। संविधानभन्दा नियम ऐन तल हुन्छ, ऐन र अध्यादेशको स्तर एउटै हो। ऐनको आधारमा नियम बन्छन्। सरकारी निकायले बनाएकोलाई नियम भनिन्छ भने सङ्गठित संस्थाले बनाएकोलाई विनियम भन्छ। स्वायत्त र सङ्गठित संस्थाहरूले बनाएको कानुन ऐनको अधीनमा रहेर स्वायत्त र सङ्गठित संस्थाले बनाएका कानुनलाई विनियम भनिन्छ। नियम र विनियमको हैसियत एउटै हो। यी सबै कुराहरूको समष्टि के रहेछ? कानुन रहेछ। अब यहाँलाई मैले कानुनका स्रोतहरू पनि बुँदागत रूपमा चर्चा गर्छु। कानुनका स्रोतहरू के हुन् भन्यो भने यसलाई मुख्य र सहायक गरेर बाँड्न सकिन्छ। यहाँहरूले विधायन भनेर लेख्नु होला। विधायन, लेजिस्लेसन, विधायन। यो विधायन भने के हो भने संसदले बनाएको कानुनलाई विधायन भनिन्छ। संसदले बनाएको कानुनलाई विधायन भनिन्छ। संसदले दिएको अधिकार अन्तर्गत रहेर अन्य निकायहरूले पनि कानुनको निर्माण गर्दछन्। त्यसैले संसद आफैले र उसले प्रत्यायोजन गरेको अधिकार अन्तर्गत रहेर अन्य निकायहरूले बनाएको कानुनलाई समष्टिमा विधायन भनिन्छ। विधायनभित्र व्यापक अर्थमा भन्दाखेरि विधायनभित्र ऐन पनि पर्यो, नियमावली पनि पर्यो, विनियमावली पनि पर्यो। आदेशहरू पनि परे। नियम विनियम त ऐनले अथोरिटी डेलिगेट नगरेसम्म, पावर डेलिगेट नगरेसम्म बनाउन पाइँदैन नि त। ऐन नियमावलीहरू सबै नियमावलीहरू विधायन अन्तर्गत पर्दो रहेछ। एउटा यो कानुनको स्रोतमा पर्छ र यो कानुनको प्रमुख स्रोत हो। अनि दोस्रो नम्बरमा यो अधीनस्थ विधायन भने के हो भन्नुभएको छ। विधायनलाई दुई प्रकारले बाँडिन्छ कि सुप्रिम लेजिस्लेसन अर सबअर्डिनेट लेजिस्लेसन। सुप्रिम लेजिस्लेसन भनेको संसद आफैले बनाएको कानुन हो। संसद आफैले बनाएको कानुनलाई सर्वोच्च विधायन, संसदले पावर डेलिगेट गरेर अरू निकायले बनाएको कानुनलाई अधीनस्थ विधायन, सबअर्डिनेट विधायन। सबअर्डिनेट विधायनलाई नै प्रत्यायोजित विधायन पनि भनिन्छ। संविधान भन्नुभएको छ, व्यापक अर्थमा भन्दा संविधान, सन्धि, सम्झौता, ऐन, नियम, विनियम सबै विधायन अन्तर्गत पर्छ। अब हामी दोस्रो स्रोतमा जाउँ। दोस्रो हो प्रथा। प्रथा पनि कानुनको मुख्य स्रोत हो। कस्टम समाजमा लामो समयदेखि निरन्तर रूपमा एक नाशले चल्दै आएका परम्परालाई प्रथा भनिन्छ। समाजमा लामो समयदेखि भनेको यो प्राचीन हुनुपर्छ, एन्टिक्विटी। त्यसपछि गएर निरन्तर रूपमा, बिचमा ब्रेक हुनु भएन, पहिलादेखि अहिलेसम्म चल्न पऱ्यो कन्टिन्यू। एक नाशले पहिला जे गरिन्थ्यो अहिले त्यही गरिरहनु पऱ्यो। त्यसरी प्रचलनमा आएका परम्पराहरूलाई प्रथा भनिन्छ। यो कानुनको मुख्य स्रोत हो। प्रथाले कानुनको मान्यता पाउन, प्रथाले कानुनको मान्यता पाउन निम्न शर्तहरू पुरा गर्नुपर्छ। एक, प्राचीनता। प्राचीन हुनपर्छ। आजभन्दा 20 वर्ष, 40 वर्ष, 50 वर्ष, 60 वर्ष अघिदेखि सुरु भएका परम्पराहरूले कानुनको मान्यता पाउन सक्दैन। यो प्राचीन हुनुपर्छ। दोस्रो, निरन्तरता। निरन्तर रूपमा चल्दै आएको हुनुपर्छ। तेस्रो, औचित्यता। प्रथाको औचित्य हुनुपर्छ। औचित्यहीन प्रथाले कानुनको मान्यता पाउन सक्दैन। अर्को, विधायकी कानुनसँग मेल। विधायकी कानुन भनेको संसदले बनाएको कानुन। संसदले बनाएको कानुन विपरीत प्रचलनमा रहेका परम्पराहरूले कानुनको मान्यता पाउन सक्दैन। विधायकी कानुनसँग मेल खाएको हुनुपर्छ। र अर्को, स्वैच्छिक प्रयोग। त्यो समाजका मान्छेले त्यो प्रथालाई स्वैच्छिक रूपमा अवलम्बन गर्दै आएको हुनुपर्छ। कसैले डर, धाक, धम्की दिएर मान्छेलाई त्यो अवलम्बन गराउन लगाएको छ भने त्यस्तो प्रथाले कानुनी मान्यता पाउँदैन। त्यसरी त्यो प्रथा पनि कानुनको एउटा स्रोत रहेछ। अनि तेस्रो, नजिर। कानुनको अर्को मुख्य स्रोतमा नजिर पर्छ, प्रेसिडेन्ट। मुद्दाको रोहमा माथिल्लो अदालतद्वारा प्रतिपादन गर्ने कानुनी सिद्धान्तलाई नजिर भनिन्छ। मुद्दाको रुहमा भनेको मुद्दा मामिला फैसला गर्ने क्रममा भने मुद्दाको रुहमा माथिल्लो अदालतद्वारा प्रतिपादन गर्ने कानुनी सिद्धान्तलाई नजिर भनिन्छ। पर्खा कानुन भनेको इक्जाम्पल भन्नुहोस् भन्नुभएको छ, नेपालमा गाई काट्न नहुने, भैँसी काट्न हुने, बाख्रा खसी काट्न हुने, कुखुरा काट्न हुने, गाई चाहिँ काट्न किन नहुने? यो प्रथा। अर्को इक्जाम्पल, बिहेबारी गर्दा सात पुस्ताभित्रको नातामा बिहेबारी गर्न नहुने, बिहे भएको रहेछन् त्यस्तो विवाह बदर हुने। मुसलमानले त एउटै आमाले जन्माएकोमा नि दुध अलग अलग चुसेका छन् भने दाजु बहिनीमै नि विवाह हुन्छ नि कति, तर सात पुस्ताभित्र चाहिँ विवाह गर्न नहुने कारण के? त्यो प्रथा। इक्जाम्पलको रूपमा तिनलाई लिन सकिन्छ। हजुर, स्त्री काठमा स्त्री चौपाया काठमा गर्न नपाइने भन्ने छ नि सर भन्नुभयो, हो त्यसलाई पनि मान्न सकिन्छ। अब हामीले त्यो नजिरको बारेमा चर्चा गर्दै थियौँ, नजिरलाई न्यायाधीश निर्मित कानुन पनि भनिन्छ, जज मेड ल अर्थात् कोर्ट मेड ल, यसलाई जज मेड ल, कोर्ट मेड ल समेत भन्ने गरिन्छ। नजिर लागु हुन केही शर्तहरू पालना गरेको हुनुपर्छ। एक, नजिरको प्रकाशन वा सार्वजनिक जानकारी। नजिर बनिसकेपछि त्यस्तो नजिर बनेको छ भनेर नागरिकले थाहा पाउनु पर्यो नि, पहिला त्यो प्रकाशन हुनुपर्छ। अर्को, अदालतको तहबद्धता, अदालतको हाइरार्की हुनुपर्छ, माथिल्लो अदालतले निर्माण गर्छ, मातहतका अदालतलाई त्यो बाध्यकारी हुन्छ। अदालतको तहबद्धता, हाम्रोमा नजिर बनाउने अधिकार सर्वोच्च अदालतलाई छ, सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरलाई उच्च अदालत र जिल्ला अदालतहरूले, मातहतका अदालत र अरू सबै निकायले कानुन सरह मान्नुपर्छ भनेर त संविधानमै लेखेको छ। अदालतको तहबद्धता, अनि अर्को तेस्रोमा तथ्यमा समानता, असम्बन्धित नजिरलाई आकर्षित गरेर प्रयोग गर्न मिल्दैन, समान तथ्य र विषयवस्तु भएका मुद्दाहरूमा त्यो लागु हुन्छ। अब हामी यी तिनवटालाई चाहिँ कानुनका मुख्य स्रोतभित्र राखिएको छ। अब सहायक स्रोतमा धर्म र धार्मिक ग्रन्थहरू, धर्म पनि कानुनको स्रोत बन्न सक्छ। नेपालको कानुन धेरै हदसम्म हिन्दू धर्मबाट प्रभावित छ, धर्म पनि कानुनको स्रोत हुन्छ तर यो सहायक स्रोत हो। त्यस्तै विदेशी अदालतका फैसलाहरू, विदेशी कानुन र विदेशी अदालतका फैसलाहरू हाम्रो नेपालमा यहाँलाई थाहा छ कि छैन, जेलभित्र भएको महिला पनि संविधान बमोजिमको आफ्नो प्रजननको अधिकार चाहियो भने जेल बाहिर भएको आफ्नो लोग्नेसँग भेट गर्न पाउने, बच्चा बच्ची जन्माउनु पर्यो भने हाम्रो कन्टेक्स्टमा त यो अचम्म लाग्दो छ, तर हामीले यो प्रावधान ल्याउँदैछौँ अहिले, कारागार ऐन अहिले संसदमा विचाराधीन छ, त्यसमा यो कुरा उल्लेख छ। यो हामीले कसरी ल्यायो? युरोप अमेरिका लगायतका पश्चिमा मुलुकहरूमा, विकसित मुलुकहरूमा यस सम्बन्धी के प्र्याक्टिस छ त्यो हेऱ्यौँ, अध्ययन गऱ्यौँ, र त्यही आधारमा हाम्रो कानुन संशोधन गरिँदैछ। त्यसपछि अर्को, विशिष्ट विद्वानका लेख रचनाहरू, कानुनका ख्यातिप्राप्त व्यक्तिहरूका लेख रचनाहरू पनि कानुनका स्रोत बन्न पुग्छ। सम्प्रतिज्ञा के हो भन्नुभएको छ? सम्प्रतिज्ञालाई इङ्ग्लिसमा कन्भेन्सन भन्छ। सम्प्रतिज्ञालाई पनि कानुनका प्रमुख स्रोतमा उल्लेख गर्न सकिन्छ। कन्भेन्सन अर्थात् सम्झौता, दुईवटा पक्षहरूको बिचमा भएका आपसी सम्झौताहरू पनि कानुनको रूप लिन सक्छन्, करारहरू। अब हामी नेपालमा कानुन निर्माण प्रक्रियातिर जाउँ। कानुन निर्माण प्रक्रिया भनेको के हो? कानुनको आवश्यकता पहिचानदेखि, कानुनको आवश्यकता पहिचानदेखि कार्यान्वयन पूर्व अपनाइने सम्पूर्ण प्रक्रियालाई कानुन निर्माण प्रक्रिया भनिन्छ। त्यसको आवश्यकता पहिचानदेखि कार्यान्वयनसम्मका सबै प्रक्रियाहरू यस अन्तर्गत पर्दो रहेछ। कानुन अन्तर्गत संविधान ऐन नियम, संविधान ऐन अध्यादेश नियम विनियम सबै विषय समेटिए तापनि कानुन अन्तर्गत संविधान ऐन नियम ऐन अध्यादेश नियम विनियम आदि सबै विषय समेटिए तापनि कानुन निर्माण प्रक्रिया भन्नाले सामान्यतया ऐन निर्माण प्रक्रियालाई बुझिन्छ। जसलाई निम्न बमोजिम उल्लेख गर्न सकिन्छ भनेर लेख्न सकिन्छ, सुरु गर्न सकिन्छ। अब यो कानुन निर्माण प्रक्रियालाई तिनवटा चरणमा बाँड्न सकिन्छ। एउटा पूर्व विधायिकी चरण, संसदमा पेश हुनुभन्दा अघिको चरण हो यो पूर्व विधायिकी चरण। अनि त्यहाँभित्र के लेख्नु होला भने, सरकारी विधेयकले संसदमा प्रस्तुत हुनु पूर्व निश्चित चरण पार गर्नुपर्छ, जुन निम्नानुसार छ भनेर चारवटा बुँदामा तपाईँले समेट्नुपर्छ। संसदमा त विधेयक ड्राफ्ट हुन्न नि त, सामान्यतया सरकारले ल्याउने गर्छ, अन्यत्रै कानुनको ड्राफ्ट बनेर संसदमा आएपछि संसदमा त छलफल पो हुँदो रहेछ त। अब त्यो बन्छ कसरी भन्ने कुरा कानुन निर्माण प्रक्रिया अन्तर्गत हामीले लेख्नुपर्ने हुन्छ। यसलाई पूर्व विधायिकी चरणमा राखियो, संसदमा आउनुभन्दा पहिलाको चरणलाई पूर्व विधायिकी चरण भनियो। कानुन तर्जुमा भन्नाले भन्नुभएको छ यही हो कानुन तर्जुमा भने। तर्जुमा भनेको मस्यौदा गर्ने काम न हो। अब यो भित्र पहिलो नम्बरमा के लेख्नु होला भने, सैद्धान्तिक सहमति, अर्थात् यसलाई सिद्धान्त स्वीकृत पनि भन्छ। सिद्धान्त स्वीकृत भन्नु र सैद्धान्तिक सहमति भन्नु एउटै कुरा हो। यसलाई इङ्ग्लिसमा के भन्छ सर ठ्याक्कै? सम्बन्धित योभित्र छोटकरीमा लेख्दाखेरि सैद्धान्तिक सहमतिभित्र बुँदामा के लेख्नु होला भने सम्बन्धित मन्त्रालयले कानुन निर्माणका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको राय परामर्श लिने त्यसपछि त्यसैमा अर्को मुद्दा राय प्राप्त भएपछि मन्त्री परिषदमा सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पेश गर्ने। त्यसैमा अर्को नम्बरमा प्रस्ताव स्वीकृत भएपछि सिद्धान्त स्वीकृत भएको मानिने। त्यही हो सैद्धान्तिक सहमति भने। प्रस्ताव स्वीकृत भएपछि सिद्धान्त स्वीकृत भएको मानिने। यो स्टेजमा के भयो भन्नुहुन्छ भने नेपाल सरकारको कार्यविभाजन नियमावली छ नि, त्यो कार्यविभाजन नियमावलीले त सबै मन्त्रालयको आफ्नो आफ्नो अधिकार क्षेत्र तोकेको छ। त्यो अधिकार क्षेत्रभित्रका विषयमा कानुन बनाउनु पर्यो भने सबभन्दा पहिला सम्बन्धित मन्त्रालयले इनिसिएसन लिनु पर्यो। उसले यो यो विषयमा कानुन चाहियो भनेर पहिला चाहिँ प्रस्ताव तयार पारेर राय सुझावका लागि कानुन मन्त्रालय पठाउनु पर्दो रहेछ। कानुन मन्त्रालयले चाहिँ कानुन बनाउन ठिक छ कि छैन भनेर परामर्श दिन्छ। के आधारमा दिन्छ उसलाई के थाहा हुन्छ र भन्नु होला। सबै कुरा खुलाएर पठाउनुपर्छ प्रस्तावमा। 13 बुँदे फारम डेभलप गरेको छ कानुन मन्त्रालयले, सम्बन्धित विषयमा चाहिँ नेपाल सरकारको कुनै नीति छ कि छैन, यो कानुन आवश्यक किन पर्यो, यस सम्बन्धमा पहिला कुनै कानुन छ कि छैन, विदेशमा यस सम्बन्धी केही प्र्याक्टिस छ कि छैन, यस्तो कानुन चाहियो भनेर कुनै चाहिँ संस्थाले चाहिँ अध्ययन गरेर केही रिपोर्ट पेस गरेको छ कि छैन, यो पारित भयो यस्तो कानुन बन्यो भने यसले चाहिँ सरकारलाई कति आर्थिक दायित्व व्यवहार पार्छ, यसको परिणाम के भन्ने सबै कुरा खुलाएर रायका लागि पठाउँछ कि उसले त्यो स्वीकृत गर्ने गरी, अनि त्यसपछि गएर राय दिन्छ यो बनाउनु उपयुक्त देखिन्छ भनेर चाहिँ उसले राय दिएपछि राय सहितको प्रस्ताव क्याबिनेटमा पेस गरिन्छ। क्याबिनेटले चाहिँ ठिक छ भनेर ओके गरेपछि अनि बल्ल विधेयकको ड्राफ्ट गर्न पाइन्छ। ल अब बनाऊ भनेर मन्त्रालयले चाहिँ स्वीकृति गर्यो कि सहमति दियो। अनि अब हामीले यसैभित्र दोस्रो नम्बरमा लेख्नु होला विधेयक मस्यौदा, विधेयकको मस्यौदा, अनि बल्ल ड्राफ्ट हुन्छ। विधेयकको मस्यौदा गर्ने कार्य कानुन न्याय तथा संसदीय मामिला अहिले लेख्न लामो होला, कानुन .. मन्त्रालय भनेर लेख्नु होला, पछि इक्जाममा पुरा लेख्नुहुन्छ। मैले कानुन मन्त्रालय भने है, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई तपाईँले त्यहाँ त्यही हिसाबले इक्जाममा त फुल लेख्नुपर्छ। अनि विधेयकको मस्यौदा गर्ने कार्य कानुन मन्त्रालयको भए तापनि प्रारम्भिक मस्यौदा सम्बन्धित मन्त्रालयले गरी अन्तिम मस्यौदा कानुन मन्त्रालयले गर्दछ। नेपाल सरकार कार्यविभाजन नियमावली हेर्नुभयो भने कानुनको मस्यौदा गर्ने अधिकार भनेर चाहिँ कानुन मन्त्रालयकोमा लेखिएको छ कि, तर हाम्रोमा प्रचलन व्यवहारमा के छ भने पहिला चाहिँ प्रारम्भिक खालको ड्राफ्ट चाहिँ सम्बन्धित जसलाई कानुन चाहियो त्यही मन्त्रालयले गराएर कानुनमा पठाउँछ, अनि कानुन मन्त्रालयले त्यसको फाइनल ड्राफ्ट गर्छ। अनि त्यहीभित्र के लेख्नु होला भने अन्य निकायको राय परामर्श लिनुपर्ने भए सो समेत लिइने। मस्यौदाको अर्को त्यसैमा अर्को मस्यौदाको क्रममा विज्ञ र सरकारवालाहरूसँग छलफल गरिने। तिनवटा कुरा सम्झिनु होला यो मस्यौदाको क्रममा। कानुन मन्त्रालयले मस्यौदा गर्ने, व्यवहारमा फाइनल मस्यौदा उसले गर्दो रहेछ, प्रारम्भिक सम्बन्धित मन्त्रालयले गर्दो रहेछ, अरू मन्त्रालयहरूको परामर्श निकायको परामर्श लिनुपर्ने भने लिनुपर्ने रहेछ, र सरकारवाला एक्सपर्टहरूसँग राय प्रतिक्रिया लिनुपर्ने छ भने उनीहरूको सल्लाह सुझाव पनि यहीँ लिँदो रहेछ। जसको के परामर्श लिनुपर्छ र अरू निकायसँग भन्नु होला, संविधानमै लेखाएको छ नि, निजामती सेवाका शर्त सम्बन्धी कानुन बनाउँदा लोक सेवा आयोगको परामर्श लिने भनेको छ है, त्यही भने। अब तेस्रो नम्बरमा लेख्नु होला मन्त्री परिषदबाट स्वीकृति। तर्जुमा भन्नाले पूर्व विधायकी चरण हो भन्नुभएको छ, मात्रै हो र भन्नुभएको छ। तर्जुमा भनेको त त्यसको मस्यौदा गर्ने काम न हो, तपाईँले सार्वजनिक नीतिको तर्जुमा कार्यान्वयन अनुगमन मूल्याङ्कन भन्ने तपाईँहरूको टपिकै होला अर्कोतिर, तर तर्जुमा भन्नाले त्यसको मस्यौदा गर्ने मात्रै काम हो, निर्माण भन्यो भने पुरै लेख्नुपर्ने हो। तर तपाईँलाई इक्जाममा कानुन तर्जुमाको बारेमा लेख्नुहोस् भन्यो भने तर्जुमा मात्रै नलेखेर त्यो अलि अपूर्ण जस्तो हुन्छ, र विधायकी प्रोसेस पनि छोटकरीमा मुदामा लेख्नु उपयुक्त हुन्छ। त्यसपछि गएर हामीले मन्त्री परिषदबाट स्वीकृति लेख्यौँ नि, विधेयक मन्त्री परिषद समक्ष पेस गरिने, त्यसपछि गएर मन्त्री परिषदबाट स्वीकृत भएपछि संघीय संसद सचिवालयमा दर्ताको लागि पठाइन्। यति कुराहरू पूर्व विधायकी चरण हुन्। धेरै जिज्ञासा राख्नु भएको छ, सबै मस्यौदा कानुन बनाउँदाखेरि नेपाल सरकारलाई आर्थिक दायित्व व्यवहार पर्ने रहेछ भने अर्थ मन्त्रालयको परामर्श लिइन्छ। त्यस्तै गरेर कानुनको आवश्यकता पहिचानका कुराहरू तर्जुमाभित्र पर्छ कि पर्दैन भन्नुभएको छ, स्टेजमा तपाईँले अगाडि जुन व्यवस्थापन कार्यविधिका लेख्नु भएको थियो नि, विधेयकको दर्तादेखि प्रमाणीकरणसम्मका कुरा, कानुन निर्माण प्रक्रियामा विधायकी चरण भनेर कपी पेस्ट गर्नु होला। त्यही एउटा कुरा सोधौँ, मैले त्यो रिपिट गरिनँ। अब त्यसपछि हामी अर्को लास्ट स्टेजमा आउँछौँ, त्यो दोस्रो नम्बरमा यहाँहरूले विधायकी चरण भनेर माथिका कुराहरू व्यवस्थापन कार्यविधि अन्तर्गतका कुराहरू लेखिसकेपछि अन्तिम चरणमा तेस्रो नम्बरमा विधेयक प्रमाणीकरण भएपछिको चरण भनेर दुई तिनवटा बुँदाहरू सम्झिनुपर्ने हुन्छ। त्यसमा पहिलो नम्बरमा नेपाल राजपत्रमा विधेयकको प्रकाशन, अब त विधेयक नभनेर ऐनको भन्नु पर्यो, ऐनको ऐनलाई राजपत्रमा प्रकाशन गरिने, ऐनलाई राजपत्रमा प्रकाशन गरिने। त्यसपछि नियमावली लगायतका संरचनाहरूको निर्माण गरिने, त्यसपछि कर्मचारीहरूलाई अभि कार्यान्वयनमा संलग्न कर्मचारीहरूलाई अभिमुखीकरण र प्रशिक्षण दिए। यति कुराहरू कानुन निर्माण प्रक्रियामा पर्छन्। यहाँहरूले ह्यान्डआउटमा चाहिँ नोटमा मन्त्री परिषदले समितिमा पठाउने भन्ने कुरा लेखेको छ, त्यो कुन समिति हो र भन्नुभएको छ। त्यो विधेयकलाई स्वीकृति गर्ने हामीले पूर्व विधायकी चरणमा अन्तिम मुद्दामा भनेका थियौँ नि, मन्त्री परिषदले स्वीकृत गर्छ भनेर। उसले सिधै स्वीकृत गर्न पनि सक्छ, नत्र मन्त्री परिषदमा रहेको विधेयक समितिमा पठाएर त्यहाँ छलफल गराएर मात्रै स्वीकृत गर्न पनि सक्छ। त्यो समिति भनेको विधेयक समिति हो, त्यो प्रधानमन्त्री कार्यालयमा मन्त्री परिषदको कार्यालयमा त्यो रहेको छ। अब हामी कानुन निर्माण प्रक्रियापछि यसमा रहेका समस्याहरूतिर जाउँ। समस्याहरूमा नेपालमा कानुन निर्माण प्रक्रियामा देखिएका समस्याहरूमा पर्याप्त अध्ययन छलफल बिना नै कानुनको तर्जुमा गर, विधेयकहरू हतारमा निर्माण गरिन्छ कि हाम्रोमा, छलफल अध्ययन अनुसन्धान बिना नै विधेयकहरू तर्जुमा गर्ने। दोस्रो, दात्री संस्था वा निकाय आवश्यकता भन्दा पनि दबाबमा कानुनको निर्माण गर्नु, नेपाल जस्तो देशलाई अझ विभिन्न डोनर एजेन्सीहरूले अन्य देशहरूले सहायता गर्ने बेलामा चाहिँ विभिन्न शर्तहरू राख्छ। आवश्यकता भन्दा पनि दबाबका आधारमा कानुनको निर्माण हुने, यो अर्को समस्या हो। हाम्रोमा संसदले एमसिसी पारित गर्ने कुरा आउँदैछ नि, नेपालको आफ्नै हितमा आफैले चाहेर हो या अमेरिकाको दबाबमा हो भनेर दुई थरी मत पाइन्छ नि। अहिले भीम रावलहरूले चाहिँ गर्नुहुन्न भनेर अगाडि भनिरहेको थिए नि, सरकारले चाहिँ गर्नुपर्छ यो नेपालको फाइदाको लागि छ भनेर छ नि। त्यस्तै गरेर अर्को चाहिँ भनेको गैर सरकारी विधेयकको तर्जुमा सम्बन्धी निश्चित कार्यविधि नहुन्, कुनै सांसदले विधेयक ल्याउन खोज्यो भने त्यसको ड्राफ्ट गर्नको लागि केही चरणहरू हुनु पर्ला नि, केही पनि छैन। कहाँ ड्राफ्ट गर्छन्, के आधारमा गर्छन्, त्यस चाहिँ निक्युल छैन अहिलेसम्म। विधेयकमा जनताको राय प्रतिक्रिया कम लिइन्, जनताको राय प्रतिक्रिया र विज्ञको सुझावहरू कम लिइन्, त्यही भएर त गुठी विधेयक फिर्ता गर्नु पर्यो। सरकारवालासँग बसेर उनीहरूको चाहिँ कुराहरूलाई पनि सुनेर अनि विधेयक ड्राफ्ट भएको भए किन फिर्ता लिनु पर्थ्यो। त्यसपछि सारभूत विषयमा पनि नियमहरू बनाउने प्रवृत्ति, अध्यादेश मार्फत कानुन निर्माण गर्ने प्रवृत्ति, कानुनहरू आपसमा बाजिनु वा दोहोऱ्यो दोहोरोपना हुन्, नेपालमा भएका समस्या भनेका यिनै हुन्। पर्याप्त अध्ययन अनुसन्धान बिना नै कानुन बनाउने, सारभूत विषय भनेको कस्ता विषय हुन् भन्नुहोस् त, सब्सटान्टिभ विषयहरू भनेको जस्तो कसैका हक अधिकार सिर्जना गर्ने विषय, कुनै पनि कार्यलाई दण्ड अपराध घोषित गर्ने विषय, कसैलाई दण्ड सजाय गर्ने विषय, कुनै स्ट्रक्चर अथवा मेकानिजमहरू निर्माण गर्ने विषय, कसैका पद हक सिर्जना गर्ने विषय, कर असुल गर्ने विषय, यस्ता विषयहरूलाई चाहिँ सारभूत विषय भन्छ। सारभूत विषयमा संसदलाई मात्रै कानुन बनाउने अधिकार हुन्छ, तर हाम्रोमा सारभूत विषयमा पनि संसद बाहेकका निकायहरूले कानुन बनाउने गरेको पाइन्छ। अनि हाम्रोमा भएका यिनै समस्याहरूलाई अब सुझावको रूपमा लेख्दाखेरि त पर्याप्त अध्ययन अनुसन्धान गरेर मात्रै विधेयक तर्जुमा गर्ने, सरकारवालाहरूलाई पनि विधेयकको मसौदामा छलफलमा सहभागी गराउनु पर्ने, विज्ञहरूको चाहिँ पर्याप्त राय सुझावहरू लिनुपर्ने, दबाबमा भन्दा पनि आवश्यकताका आधारमा मात्र कानुन निर्माण गर्नुपर्ने, होइन यिनै कुराहरू अघि भनेका कुराहरूलाई उल्टाउने हो भने त्यसका सुझावहरू बन्छन्। अब हामी अर्को एउटा 15-20 मिनट छ, अर्को एउटा टपिकमा पनि छलफल नगरी नै नहुनेछ, त्यो भनेको यो तिन तहबिचको अन्तर सम्बन्ध, विधायकीय अन्तर सम्बन्ध भनेको छ। त्यो विधायकीय अन्तर सम्बन्ध के भन्नुहोस्, विधायकी चरणमा प्रब्लम छन् कि छैनन्, विधायकी चरणमा प्रब्लम छन् कि छैन, के छन् सर भन्नुभएको छ नि। अघि भनेका चरणहरूमध्ये जस्तै जनताको राय प्रतिक्रिया लिनुपर्ने भन्ने व्यवस्था छ, तर एउटा मात्रै विधेयकमा चाहिँ जनताको राय प्रतिक्रिया लिइयो, नत्र प्रायमा चाहिँ त्यो चाहिँ प्रावधान कानुनमा भए पनि व्यवहारमा कार्यान्वयन गरिन्न भनेर भने मैले पहिलो कुरा होइन, यो जनताको राय प्रतिक्रिया सुझावहरू कम लिने गरिन्छ। अनि अर्को हतारमा कानुन निर्माण गर्नु भनेको संसदमा आइसकेका विधेयकहरूलाई पनि पर्याप्त छलफल अध्ययन अनुसन्धान बिनै हतार हतारमा पनि निर्माण गर्ने गरिन्छ। इक्जाम्पलको लागि मौलिक हक सम्बन्धी विभिन्न 17 कानुन, ती कानुनहरू रातारात पास भए किन, हाम्रो संविधानमा लेखिएको थियो यो संविधानलाई कार्यान्वयन गर्न मौलिक हकसँग सम्बन्धित विषय कार्यान्वयन गर्न कुनै कानुन बनाउनु पर्ने भए 2 वर्षभित्र बनाइसक्नु पर्नेछ, सरकार चाहिँ 2 वर्ष हुन लाग्ने लाग्ने बेलासम्म वास्तै नगरी बस्यो, अनि 2 वर्ष नाग्न थालेपछि लौ कानुन चाहियो भनेर धमाधम पास, होइन यो एउटा उदाहरण मात्रै मैले भने। हतारमा विधेयकहरू पास गरिन्छ, पर्याप्त छलफल गरिँदैन, विज्ञहरूका राय परामर्शहरू संसदका समितिमा पनि ल्याएर सुन्न सकिन्छ, ती पनि त्यति गरिएको पाइँदैन संसद। अनि दफावार छलफल भनिए तापनि संशोधन प्रस्तावमा मात्रै छलफल गरिन्, अघि नै मैले सुरुमै भनेको थिएँ यी व्यवस्थापन कार्यविधि अन्तर्गत भएका समस्या। अनि अर्को, कुनै पनि सांसदले विधेयक ल्याउन चाहँदा विधेयकको मस्यौदाको लागि सहयोग गर्ने संयन्त्र नहुनु, कुनै सांसदले कानुन बनाउन चाहन्छन् अब कहाँ ड्राफ्ट गर्नु, त्यस्तो व्यवस्थै छैन, त्यही भएर त्यति आउँदैन। अब हामीले 5.8 र 5.9 बाँकी भन्नुभएको छ, 5.8 र 5.9 हो र सोरी कानुन निर्माण प्रक्रिया र व्यवस्थापन कार्यविधि होला, मेरो विचारमा चाहिँ 5.2 बाँकी होला, 5.2 भइसक्यो र छ भने छ भन्नु होला, भएको भइसकेको भए त्यत्रो टाढो नलागौँ होला, यही टपिकमा चर्चा गर्छौ। यो एकदमै छोटो छ, त्यति धेरै लामो छैन, त्यही भएर यो हामीले 10-15 मिनट जतिमा सकिन्छ। यो तिन तह बिचको विधायकीय अन्तर सम्बन्ध भनेको छ नि, भइसक्यो अब 5.8 बाँकी भन्नुभएको छ, 5.2 भइसकेको भन्नुभएको छ, 5.2 कसरी भयो त, मैले गरेको छैन यहाँहरूको, पाँच पोइन्ट आठ र नौ मात्रै बाँकी छ भन्नुभएको छ, 5.2 त मैले गरेको छैन, विधायकी अन्तर सम्बन्ध यहाँहरूले पढ्नु भएको भनेको यो अन्तर सम्बन्ध चाहिँ पढ्नुभयो होला, त्यस सरले गरिसक्नु भएको भन्नुभएको छ, त्यस सरले पढाउनु भएको भने त्यसो भए त्यस सरले पढाउनु भएको 5.8 हुनुपर्ने, माधव सरले मलाई त्यही भन्नुभएको, बाँकी छ हाम्रो त 5.2 पनि बाँकी छ भन्नुभएको छ, तपाईँहरूले जतिले 5.2 भइसक्यो भन्नुभयो नि, त्यो उहाँहरूले तिन तहबिचको अन्तर सम्बन्ध चाहिँ गर्नुभएको हो, सङ्घ प्रदेश र स्थानीय तहबिचको अन्तर सम्बन्ध होइन, जुन संविधानको भाग 20 छ। हाम्रो यो फोर्थ पेपरमा चाहिँ भएको टपिक भनेको त्यो अन्तर्सम्बन्धभित्र पनि विधायिकी अन्तर्सम्बन्ध, विधायिकी अन्तर्सम्बन्ध भनेको अब 15 मिनट जति आज यसैमा छलफल गरौँ, यहाँहरूको बाँकी रहेछ भने रहेको लागि अब यो 5.2 पनि धेरैको भएको छैन, जतिले भयो भन्नुभएको छ भएकोले पनि त्यो अन्तर्सम्बन्ध समग्रमा पढ्नुभयो, ठ्याक्कै चाहिँ विधायकी अन्तर्सम्बन्धमा यहाँहरूले फोकस भएर पढ्नु भएको छैन जस्तो लाग्छ, क्लास भएको छैन। यो विधायकी अन्तर्सम्बन्ध भनेको कानुनको निर्माण, संशोधन र खारेजीसँग सम्बन्धित विषय हो। कानुनको निर्माण, यसको संशोधन र खारेजीसँग सम्बन्धित विषयहरू यसमा पर्छन्। अन्तर्सम्बन्धमा त यहाँले राजनीतिक अन्तर्सम्बन्ध, प्रशासनिक अन्तर्सम्बन्ध, आर्थिक अन्तर्सम्बन्ध भनेर पढ्नु भएको छ होइन? ती अन्तर्सम्बन्धहरू, न्यायिक अन्तर्सम्बन्ध, ती अरू कुराहरूमा जानु परेन, विशुद्ध विधायकीय अन्तर्सम्बन्ध भनेर मात्रै क्वेसन आयो भने हामीले त्यही विषयमा छलफल गर्छौँ। यहाँ अगाडि कार्यपालिकाबाट निर्माण गरिने कानुन भने के भन्नुभएको छ, कार्यपालिकाले गर्ने भनेको नियमावलीहरू, नियमावलीहरू हो। 5.9 बाँकी छ भने अर्को क्लासमा गरौँला, यहाँलाई कहिले समय हुन्छ त्यो दिन। हामीले यो विधायकी अन्तर्सम्बन्धमा पहिलो कुरो यहाँहरूलाई ह्यान्डआउट यदि माधव सरले प्रोभाइड गर्नुभएको छ भने त्यो ह्यान्डआउटमा अलिकति संशोधन गर्नुपर्ने हुन्छ, म केही कुराहरू यहाँलाई टिपाउनु पर्ने हुन्छ। म यहाँ 5 सेकेन्ड मात्रै उठेँ है यहाँबाट। एउटा नयाँ कानुन बनेको छ, यो यहाँहरूले हेरि पनि सक्नुभयो होला, सङ्घ प्रदेश र स्थानीय तहबिचको अन्तर्सम्बन्ध सम्बन्धी जुन ऐन, यो पछिल्लो समय चाहिँ सङ्घीय संसदले पारित गरेर अहिले लागू भइरहेको छ नि, धेरै समय भएको छैन, त्यही भएर यो तपाईँहरूको ह्यान्डआउटमा अलिकति अपडेट गर्नुपर्ने भएको हुनाले म यहाँहरूलाई यो विषयमा भन्दैछु। यहाँहरूले यो सङ्घ प्रदेश र स्थानीय तह सम्बन्धी ऐन छ नि, यो ल कमिसनमा पनि हेर्न सक्नुहुन्छ, हाम्रो संसदको वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ। त्यहाँभित्रबाट यहाँहरूले एउटा के चाहिँ पढ्नु होला भने परिच्छेद दुईमा सङ्घ प्रदेश र स्थानीय तहबिचको अन्तर्सम्बन्धका आधार भनेको छ। सङ्घ प्रदेश र स्थानीय तह बिचको अन्तर्सम्बन्धका आधार भनेको छ नि, यो अन्तर्सम्बन्धका आधारहरूको बारेमा संविधानको भाग 20 सहकारिता, सह अस्तित्व र समन्वयका कुराहरू छन् होइन? तीन तहहरू बिचको सम्बन्ध, सहकारिता, सह अस्तित्व र समन्वयको आधारमा हुने कुरा उल्लेख छ। यसका अलावा यो अघि मैले भनेको ऐनबाट पनि अन्तर्सम्बन्धका आधारहरू प्रष्ट पारिएको छ, त्यही भएर यसमा भएका कुराहरू पनि यहाँहरूले एक्जाममा लेख्नुपर्ने हुन्छ। यसमा के भनेको छ भन्नुहुन्छ भने मैले यहाँहरूलाई दिएको ह्यान्डआउटमै भएका कुराहरू हुन्, तिनै कुराहरूमध्ये केही चाहिँ थपगड भएको छ कि, त्यहाँ एउटै लाइनमा दिएको छ भने टुक्राएको मात्रै हो, धेरै यसो कुरा हुनै हुन्। जस्तो राष्ट्रिय हितका आधारभूत विषय, राष्ट्रिय गौरव र एकताको संरक्षण, यो लेख्नु पर्दैन, अहिले झन्झट नगर्नु, यो ऐन एकचोटि हेरेर ती बुँदाहरू पढ्नु होला। अनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन र पालना, मौलिक हकहरूको कार्यान्वयन, संवैधानिक व्यवस्थाहरूको समग्रता र सामञ्जस्यता, नेपाली नागरिकहरू बिचमा समान व्यवहार र सुरक्षा, यस्ता कुराहरूलाई तिनवटै तहले कानुन बनाउँदाखेरि अथवा एक आपसमा चाहिँ सम्बन्ध कायम राख्दा यी कुराहरूलाई आधार बनाउनु पर्छ। कुनै एउटा प्रदेशले अर्को प्रदेशको नागरिकलाई भेदभाव हुने गरी कानुन निर्माण गर्न हुँदैन, सबै नागरिकहरूलाई समान व्यवहार गर्ने गरी उनीहरूले कानुनहरू निर्माण गर्नुपर्छ। मौलिक हकहरूको कार्यान्वयनतर्फ उनीहरू प्रतिबद्ध हुनुपर्छ, त्यसमा सजग हुनु पर्यो। राज्यका निर्देशक सिद्धान्त नीति दायित्वका विषयहरू को कार्यान्वयन गर्ने दायित्व तिनवटै सरकारको हुन आउँछ, त्यही भएर त्यसलाई पनि उनीहरूले आधारको रूपमा लिनुपर्छ। राष्ट्रिय एकताका कुराहरू होइन, त्यसपछि गएर राष्ट्रिय हितका आधारभूत विषयहरूमा चाहिँ तिन तहहरू, यिनै विषयहरू नै अन्तर सम्बन्धका मेन आधारहरू हुन्। यो एकचोटि पढ्नुहोला, मैले भने सङ्घ प्रदेश र स्थानीय तह बिचको समन्वय तथा अन्तर सम्बन्ध सम्बन्धी जुन विधेयक छ, ऐन 2077 भयो अब त, त्यसको चाहिँ परिच्छेद 2 भएका कुराहरूलाई कुन कुन मुद्दाहरू सम्झिन सक्नुहुन्छ त्यो चाहिँ पढ्नुहोला केही मुद्दाहरू। त्यसपछि अब हामी यो सङ्घ प्रदेश र स्थानीय तहबिचको अन्तर सम्बन्धबारे उल्लेख गर्नुहोस् भनेर प्रश्न आयो भने, अब यो अन्तर सम्बन्धमा चाहिँ यहाँले पहिलो कुरा के सम्झिनु पर्यो भने, साझा अधिकारको विषयमा सम्बन्धित सबै तहहरूले कानुन निर्माण गर्न सक्ने, तिनीहरू बिचको अन्तर सम्बन्ध भन्यो भने साझा अधिकारको विषयमा सम्बन्धित सबै तहले कानुन निर्माण गर्न सक्ने, जुन अनुसूची 9 हो, अनुसूची 9 भनेको सबै तहको साझा अधिकारको सूची भएको हुनाले त्यसमा सङ्घले पनि कानुन बनाउन सक्छ, प्रदेशले पनि बनाउन सक्छ र स्थानीय तहले पनि बनाउन सक्छ। प्रदेश र सङ्घको साझा अधिकारको सूचीमा भएका कुरामा दुवै तहले कानुन निर्माण गर्न सक्छ, पहिलो कुरा। दोस्रो कुरा, साझा सूचीका विषयमा कानुन बनाउँदा प्रदेशले सङ्घीय कानुनसँग नबाजिने गरी साझा सूचीका विषयमा कानुन बनाउँदा प्रदेशले सङ्घीय कानुनसँग नबाजिने गरी र स्थानीय तहले सङ्घीय र प्रादेशिक कानुनसँग नबाजिने गरी निर्माण गर्नुपर्ने। साझा सूचीका विषयमा प्रदेशले कानुन बनाउनु पर्यो भने उसले बनाउन पाउँछ, तर त्यही विषयमा सङ्घले पनि कानुन बनाएको छ भने सङ्घले बनाएको कानुनसँग प्रादेशिक कानुन चाहिँ बाजिन भएन, बाजियो भने प्रादेशिक कानुन अमान्य हुन्छ, सङ्घले बनाएको कानुन सदर हुन्छ। त्यसरी स्थानीय तहले कानुन बनाउनु पर्यो भने उसले सङ्घीय कानुनलाई पनि आधार मान्नु पर्यो र प्रादेशिक कानुनलाई पनि आधार मान्नु पर्यो, र सङ्घीय कानुन र प्रादेशिक कानुनसँग बाजियो भने स्थानीय कानुन अमान्य हुन्छ। यसरी हाम्रोमा तिनवटै तहलाई अलग अलग अधिकार छ, त्यो अधिकारको कार्यान्वयन गर्ने क्रममा एक आपसमा चाहिँ विवाद नहोस् भनेर, द्वन्द्व नबढोस् भन्नका लागि संविधानमै विचार पुर्याइएको छ कानुनहरू नबाजी हुन् भनेर। त्यसपछि प्रदेशको एकल अधिकारका विषयमा पनि, प्रदेशको एकल अधिकारका विषयमा पनि दुई वा दुईभन्दा बढी प्रदेशहरूले सङ्घलाई कानुन निर्माणका लागि अनुरोध गर्न सक्ने, दुई वा दुईभन्दा बढी प्रदेशहरूले प्रदेशको एकल अधिकारभित्रका विषयमा पनि सङ्घलाई कानुन निर्माणका लागि अनुरोध गर्न सक्ने। त्यसरी अनुरोध भइआयो भने सङ्घीय संसदले सम्बन्धित प्रदेशका लागि कानुन बनाइदिन सक्छ। एउटा प्रदेशले मात्रै भनेर हुँदैन, कम्तीमा दुईवटा वा दुईवटा भन्दा बढी प्रदेशहरूले अनुरोध गर्नु पर्यो प्रदेशको अधिकारभित्रका विषयमा सङ्घलाई कानुन बनाइदेऊ भनेर। त्यस्तो भयो भने सङ्घले चाहिँ कानुन बनाइदिने भयो। त्यस्तै गरेर प्रदेश प्रदेशहरूले विधायनको सम्बन्धमा आपसमा समन्वय गर्न सक्ने, प्रदेश प्रदेशहरूले विधायनका सम्बन्धमा आपसमा समन्वय गर्न सक्छ। कानुन बनाउने बेला प्रदेशको एकल अधिकारभित्रका विषयमा पनि कानुन बनाउँदा, अलग अलग प्रदेशले बनाउँदा अलग अलग कानुन बन्न सक्छ, तर उनीहरूको बिचमा चाहिँ कतिपय चाहिँ विकासका कार्यहरू, सीमा सम्बन्धी धेरै कुराहरू हुन सक्छन्। त्यस्ता कुरामा चाहिँ फरक नपरोस् भनेर समन्वय गरेर उनीहरूले कानुनको निर्माण गर्न सक्छ। त्यसपछि अर्को, सङ्घले साझा सूचीका विषयमा प्रदेश र स्थानीय तहलाई समेत लागू हुने गरी आवश्यक नीति, मापदण्ड र कानुन निर्माण गर्न सक्ने। स्थानीय तहलाई नभन्नु होला, प्रदेशलाई समेत लागू हुने गरी है। सङ्घले साझा सूचीका विषयमा प्रदेशलाई समेत लागू हुने गरी आवश्यक नीति, मापदण्ड र कानुनहरू निर्माण गर्न सक्ने। प्रदेशमा सङ्घीय शासन कायम रहेको अवस्थामा प्रदेशको एकल अधिकारका विषयमा सङ्घले कानुन बनाउन सक्छ। भनेको अब राष्ट्रपतिले सम्बन्धित प्रदेश सभा विघटन गरिन्, प्रदेश सरकार विघटन भयो भने त्यहाँ त सङ्घीय शासन लागू हुन्छ नि त, अर्को निर्वाचन नभएसम्म। त्यो निर्वाचन नभएसम्म सम्बन्धित प्रदेशमा सङ्घीय शासन लागू भएको अवस्थामा त्यो प्रदेशलाई चाहिँ यदि प्रदेशको अधिकारभित्रको विषयमा कानुन बनाउनु पर्यो भने त्यस्तो कानुन सङ्घले बनाउने हो, र नयाँ निर्वाचन भएर आउने प्रदेश सभाले त्यसलाई बदर नगरेसम्म वा संशोधन नगरेसम्म सङ्घले बनाइदिएको त्यो कानुन प्रदेशको लागि लागू भइरहन्छ। यो व्यवस्था पनि छ। अनि अर्को, सङ्घीय संसदको राष्ट्रिय सभाको सदस्यहरूको निर्वाचनमा प्रदेश सभाका सांसदहरू र स्थानीय तहका प्रमुखहरू, उपप्रमुख मतदाता रहने। राष्ट्रिय सभाको गठन हुँदा भोटर्सहरू भनेका प्रदेश सांसदहरू र स्थानीय तहका प्रमुख उपप्रमुखहरू रहेछन्। अब हामीलाई यो यिनीहरू बिचको अन्तर सम्बन्ध भनौँ भने यिनै कुराहरू लेख्ने हो। र अर्को एउटा लास्टमा के पनि थप्नु होला भने, स्थानीय तहको कानुन निर्माण प्रक्रिया प्रदेश सभाले बनाएको कानुन बमोजिम हुने। विधायकी अन्तर सम्बन्ध भनौँ भने अरू अन्तर सम्बन्ध लेख्नु परेन, खालि यही कानुनसँग सम्बन्धित कुराहरू यहाँहरूले लेख्नु होला। मैले छोटकरीमा पुनः टु दि पोइन्ट भन्नुपर्दा, साझा सूचीका विषयमा सबै तहले कानुन बनाउन सक्दा रहेछन्, साझा सूचीका विषयमा तल्ला तहहरूले कानुन बनाउँदाखेरि माथिल्लो तहको कानुनसँग नबाजिने गरी बनाउनु पर्ने रहेछ, साझा सूचीका विषयमा सङ्घले प्रदेशलाई समेत लागू हुने गरी नीति, मापदण्ड र कानुन बनाउन सक्दो रहेछ, दुई वा दुईभन्दा बढी प्रदेशले आफ्नै अधिकारका विषयमा पनि सङ्घलाई कानुन बनाइदिन अनुरोध गर्न सक्दो रहेछ, त्यसरी अनुरोध भई आयो भने सम्बन्धित प्रदेशका लागि सङ्घले कानुन बनाइदिन सक्दो रहेछ। सङ्घीय शासन कायम रहेको अवस्थामा प्रदेशको अधिकारभित्रका विषयमा पनि सङ्घले कानुन बनाउन सक्दो रहेछ। र राष्ट्रिय सभाका सदस्यहरूको निर्वाचनमा प्रदेश र स्थानीय तहबाट मतदाताहरू रहँदा रहेछ र प्रदेश प्रदेशहरूले विधायनका विषयमा आपसमा समन्वय र सहकार्य गर्न सक्दा रहेछ र स्थानीय तहको कानुन बनाउने अधिकार स्थानीय तहलाई भए तापनि त्यस्तो कानुन बनाउने प्रक्रिया प्रदेशले बनाएको कानुन बमोजिम हुँदो रहेछ र स्थानीय तहका जनप्रतिनिधिहरूको सेवा सुविधा सम्बन्धी कुराहरू पनि प्रदेशले बनाइदिएको कानुन बमोजिम हुने गर्छ। त्यसैले सङ्घ प्रदेश र स्थानीय तहहरू आपसमा अन्तर सम्बन्धित छन्, यिनीहरूले आपसमा समन्वय सहकार्य गरेर कानुनहरू निर्माण गर्नुपर्दो रहेछ। अब यी सङ्घ प्रदेश र स्थानीय तह बिचमा चाहिँ आफ्नो अलग अलग अधिकार रहेछ, त्यो अधिकारको प्रयोग गर्ने विषयमा उनीहरूले कानुन बनाएर प्रयोग गर्ने रहेछ, कानुन यिनीहरू आफैले बनाउनु पर्ने रहेछ, तर क्षेत्राधिकारका लगायतका विभिन्न विषयहरूमा चाहिँ विवादहरू समस्याहरू आउन सक्दा रहेछन्। त्यस्ता विवादहरू समस्याहरू उत्पन्न भयो भने त्यसको समाधानका लागि के कस्तो व्यवस्था छ भनेर पनि आउन सक्छ। अब के व्यवस्था छ भनौँ त, कानुनी व्यवस्था त संवैधानिक कानुनी व्यवस्थाहरू त हामीले अघि भनिसक्यौँ, नीतिगत व्यवस्थाहरू माथिल्लो तहले बनाएको कानुनसँग नबाजिने गरी गराउनु पर्ने, सङ्घले नीति मापदण्ड तोक्न सक्ने, होइन, आपसमा समन्वय गर्न सक्ने विधानका बारेमा यावत कुराहरू भनेको त विवाद नआउन् भनेरै हो, समस्या नआउन् भनेर। अब यी बाहेकका पनि अरू के विवाद समाधानका लागि अरू के व्यवस्था गरिएको छ भन्नुहुन्छ भने केही संयन्त्रहरू पनि छन्। मतदाता रहनु पनि विधायकी अन्तर सम्बन्ध हो र भन्नुभएको छ, राष्ट्रिय सभाको गठनमा नै प्रदेशसभा संलग्न हुनुपर्दो रहेछ नि त, प्रदेशका सांसदहरू होइन, कानुन निर्माण गर्ने संसदको गठन नै प्रदेश र स्थानीय तहले गर्दो रहेछन् नि, त्यही भएर यिनीहरू अन्तर सम्बन्धित नै भए। त्यसपछि गएर यो विवाद समाधान सम्बन्धी के व्यवस्था छ भन्नु भने, पहिलो कुरा यहाँले संविधानमा भएको अन्तर प्रदेश परिषद भन्ने सम्झिनु, अन्तर प्रदेश परिषद ह्यान्डआउटमै भएको हुनाले त्यो बारेमा मैले डिटेल कुरा गरिनँ यहाँहरूलाई। अन्तर प्रदेश परिषदमा चाहिँ प्रधानमन्त्री, नेपाल सरकारको अर्थमन्त्री, नेपाल सरकारको गृहमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरू रहेको चाहिँ अन्तर प्रदेश परिषद सम्बन्धी व्यवस्था संविधानी छ, यो यहाँले हेर्नु भएको छ। त्यसपछि यहाँ अर्को एउटा नयाँ चाहिँ थपिएको छ, त्यो नयाँ के हो भन्नुहुन्छ भने यही तिन तहबिचको अन्तर सम्बन्ध सम्बन्धी ऐनले चाहिँ एउटा नयाँ संरचना थपेको छ, त्यो हो राष्ट्रिय समन्वय परिषदको गठन, राष्ट्रिय समन्वय परिषदको गठन। परीक्षा हुनुभन्दा 6 महिना अगाडि संशोधन भएका कानुनहरू त इक्जाममा लेख्नु पर्ला नि त, होइन, त्यही भएर यसमा भएको कुराहरूमा यहाँहरू अपडेट हुनु पर्यो। राष्ट्रिय समन्वय परिषद भन्ने पनि अर्को संयन्त्रको गठन गरिएको छ, यो चाहिँ त्यो अगाडि भनेको ऐनको दफा 4 हेर्नु होला, दफा 4 भनेको छ, त्यहाँ के भनेको छ भने सङ्घ प्रदेश र स्थानीय तहबिच समन्वय तथा अन्तर सम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद गठन हुने भनेको छ कि प्रधानमन्त्रीकै अध्यक्षता। तपाईँलाई लाग्ला यत्र मेकानिजम मात्रै किन बनाएको, संविधानले अन्तर प्रदेश परिषद भनेको छ त्यसैले गरे भइगयो नि सबै, फेरि अर्को संरचना मात्रै निर्माण गरेर समस्या कसरी समाधान हुन्छ भन्नु होला। यो विषय पनि संसदमा छलफलमा चलेको हो, त्यतिखेर के भनियो भन्नुहुन्छ भने के तर्क गरियो भने अन्तर प्रदेश परिषद भन्ने जुन छ त्यो भनेको त राजनैतिक विवादहरू समाधान गर्नका लागि गरिएको हो, संवैधानिक प्रावधान हो। राजनैतिक विवादहरू भयो भने समन्वय समाधान गर्नको लागि त्यो व्यवस्था गरियो। तर यी तिनवटा तहहरू बिचमा समन्वय पनि त हुनुपर्छ आपसमा, त्यसका लागि अलगै मेकानिजम आवश्यक छ भन्ने कुरामा सांसदहरू सहमत भएर यो राष्ट्रिय समन्वय परिषद गठन गरिएको हो। यो प्रधानमन्त्रीको अध्यक्षतामा रहेको छ, यो एकचोटि हेर्नु होला यहाँहरूले। 14 सदस्यीय एउटा चाहिँ समन्वय परिषद भन्ने छ। त्यहाँ गाउँपालिकाबाट, नगरपालिका, प्रदेश सभा र सङ्घबाट सबैको प्रतिनिधित्व हुने गरी राष्ट्रिय समन्वय परिषद छ। यसले तीन तहबीचमा सम्बन्ध, अन्तर सम्बन्ध र समन्वय कायम गर्नको लागि यसले चाहिँ आवश्यक काम गर्छ। त्यसको अधिकार पनि त्यही छ, त्यो हेर्नु होला। अनि अर्को चाहिँ हामीले प्रदेश समन्वय परिषद भनेर दिएको छ, हेर्नु त ह्यान्डआउटमा, यदि यहाँसँग ह्यान्डआउट छ भने प्रदेश समन्वय परिषद भन्ने छ, होइन? यो प्रदेश समन्वय परिषद चाहिँ संविधानबाट होइन, के र स्थानीय तहहरूको सञ्चालन सम्बन्धी अधिकारहरू सम्बन्धी अर्को ऐन थियो नि, जुन त्यो ऐनबाट गरेका थियो, त्यो ऐनको त्यो प्रावधानलाई खारेज गरेर त्यहाँका कुराहरू यो ऐनमा ल्याएर राखेका छ र त्यसमा केही सदस्यहरू हेरफेर गरेका छन्।